بسم الله الرحمن الرحيم إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهدي الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله وبعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وقال عز وجل في القرآن المجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا ايها الذين امنوا اتقوا الله حق تقاته ولا تموتن الا وانتم مسلمون وقال يا ايها الناس اتقوا ربكم الذي خلقكم من نفس واحده وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والارحام ان الله كان عليكم رقيبا وقال يا ايها الذين امنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم اعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اما بعد تمام تعریفیں اس اللہ عز و جل کے لیے لائق و ذبح ہے جو تمام جہانوں کا بنانے والا اور اسے پالنے والا ہے اور درود و سلام اس کے آخری نبی محمد صلی اللہ علیہ وسلم پر۔ الحمدللہ ہم تمام یہاں اس ہفتے واری درس قرآن کے لیے جمع ہوئے اور انشاءاللہ عزیز اس مختصر سے وقت میں ایک بہت ہی اہم عنوان پر کچھ روشنی ڈالنے کی بہرحال میں کوشش کروں گا۔ اور یہ عنوان باندھنے کی وجہ میری یہ رہی کہ بہت سارے سوالات لوگ مسلسل کرتے چلے جا رہے تھے کہ نماز میں کیا یہ چیز درست ہے، کیا یہ چیز کرنا چاہیے یا کیا یہ چیز نہیں کرنا چاہیے، یا اس چیز کا کیا معاملہ ہے، کیا نماز میں تھوڑا بہت حل لینا کس طرح سے ہوں گا، یا آدمی بچے کے ساتھ نماز پڑھ رہا ہے تو کیا کرے۔ تو بہت سارے سوالات نماز پہ گویا مسلسل آ رہے تھے، تو میں نے پھر ایک باب اس پر باندھا، ایک چیپٹر اس پر باندھا، اور کچھ باتیں جو سوالات لوگ کر رہے تھے اسی کو ایک شکل دے دی تاکہ اس میں سوالات کے جواب بھی ہو جائے اور بہت سارے جو مسکنسپشن ہے اس کا کلیریفیکیشن بھی ہو جائے، جس میں انشاءاللہ عزیز ہم نماز میں ناپسندیدہ امور، وہ امور جو پسند نہیں کیے گئے، دوسرا نماز کو خراب کر دینے والے کام، باطل کر دینے والے کام دوسرا وہ دیکھیں گے، اور تیسرا نماز میں وہ کام جو جائز ہیں، انسان چاہے تو تھوڑا بہت جو کر سکتا ہے، جس کے تعلق سے لوگ سوالات کرتے ہیں کہ ایسا کیا درست ہے۔ تو تین باتیں، ناپسندیدہ کام، وہ کام جو باطل خراب کر دیتے، اور وہ کام جو اس میں جائز ہوں گے، یہ تمام چیزیں نماز سے ہٹ کر حرکات اور سکنات کے بارے میں ہوں گی، لیکن مطلب یہ نماز کے بارے میں نہیں، نماز میں جو حرکات اور سکنات ہوتے ہیں وہ مختلف چیزیں جو پسندیدہ نہیں ہیں، جو توڑ دیتی ہے یا نماز کو باطل کر دیتی ہے، اور وہ چیزیں جو نماز میں تھوڑی بہت حرکات سکنات جائز ہیں، وہ انشاءاللہ عزیز آج رکھنے کی کوشش کروں گا، تاکہ ایک اہم عبادت جس کو ہم نماز کہتے ہیں، جس کو خشوع اور خضوع کے ساتھ پڑھنے کا بار بار قرآن نے حکم دیا، جیسے سورہ مومنون سورہ نمبر 23 کی اگر ابتدائی آیتیں پڑھے، اللہ نے فرمایا قد افلح المومنون، کامیاب ہو گئے یقیناً وہ لوگ جو ایمان لائے، پھر ان کی صفتیں جو بیان کی اس میں ایک صفت ہے کہ وہ نماز کو جو ہے خشیت کے ساتھ پڑھتے ہیں، نماز میں جو ہے ان کا دل اور اعضاء اور جوارے، مطلب ان کا ذہن بھی نماز میں عبادت میں ہے، ان کے ہاتھ پیر بھی نماز میں ہوتے ہیں، اور وہ خشوع کے ساتھ پورے دل جوئی کے ساتھ اپنی عبادتوں کو مکمل کرتے ہیں۔ اور اس طرح کی اور بھی کئی آیتیں آئی ہیں جس میں یہی بات بتائی ہے کہ مومنین جو ہیں نماز کو بہت زیادہ خشوع کے ساتھ پڑھتے ہیں، تو انہی چند باتوں کو جو ہے آپ کے سامنے رکھنے کی میں کوشش کروں گا، تاکہ ہماری نماز کا خشوع خراب نہ ہو، اور وہ چیزیں جو نماز میں کی جا سکتی ہے جو خشوع کے خلاف نہیں ہوتی ہے، لیکن ہم سمجھتے ہیں کہ یہ چیز نہیں کی جا سکتی، سمجھا، جیسا کہ نماز کی حالت میں کوئی سامنے سے اگر گزرے تو آپ اسے روک سکتے ہیں، لیکن بہت سے لوگ اس کو خشوع کے خلاف سمجھتے ہیں، اس حرکت کو، اس موومنٹ کو وہ سمجھتے ہیں کہ یہ نماز کی درستگی کے خلاف ہے، سمجھ رہے، تو بہرحال یہ بہت ضروری ہے کہ ان باتوں کو ہم سمجھیں، اور لوگوں کے سوالات پر مشتمل کچھ باتیں میں نے جمع کی۔ تو آئیے وہ کام جو نماز میں ناپسندیدہ ہے، نہیں کرنا چاہیے، اچھے نہیں ہیں، یا آپ کے سامنے، آپ صلی اللہ علیہ وسلم کے سامنے یا صحابہ نے دیکھے اور پسند نہیں کی کہ بھائی ایسا مت کرو، اس طرح سے کہا، تو پہلے شروعات کریں گے وہ کام جو نماز میں پسندیدہ نہیں ہے، اور ہمیں وہ کام نماز کی حالت میں نہیں کرنا چاہیے، ان سے ہم شروعات کرتے ہیں۔ سب سے پہلی چیز تو یہ کہ نماز میں سر کو ادھر ادھر کرنا اور آنکھوں سے اوپر نیچے یا دائیں بائیں دیکھنا یہ پسندیدہ نہیں ہے، اس سے منع کیا گیا ہے، یاد رکھیں۔ نماز کی حالت میں سر کو گھمانا और नजरों का घुमाना मैं कहूंगा, फिर वो दाएं बाएं हो सकती है, ऊपर नीचे हो सकता है, ये पसंदीदा नहीं है। याद रखिए, ये बिल्कुल दुरुस्त नहीं होगा कि कोई इंसान नमाज में इधर उधर देखे या सर को इधर उधर हलाए। बहुत सी मर्तबा देखा गया, हम लोग इस चीज़ को बहुत मामूली समझते हैं और नमाज में तो खड़े हैं, लेकिन नमाज में खड़े होकर भी लोग इधर उधर देखते हैं। मुझसे किसी ने एक बार मर्तबा सवाल किया कि नमाज में अगर कोई शख्स इधर उधर देखे तो हम उसकी नसीहत के लिए क्या करें, जबकि हमने उसे कई बार ताकीद की। तो मैंने उनसे कहा कि आप एक काम कीजिए, जब भी कोई शख्स नमाज में इधर उधर देखता नजर आए और आपको भी देखता हो तो आप सलाम कर दे उसको। कहता है अस्सलाम वालेकुम। अब सलाम जब करेंगे तो जाहिर सी बात है, जब वो आपको देख रहा होगा गैर शौरी तौर से आपको जवाब दे बैठेगा और उसको शौरी तौर से समझ में आ जाएगा क्या गलती करता है वो। तो नमाज में सर को हलाना और नजरों से इधर उधर देखना दुरुस्त नहीं है। बहुत सारे लोग इतना घूरते हैं, इतना नमाज में लोगों को देखते हैं इधर उधर दाएं बाएं जानिब, कि कभी कभार दूर से कोई मुसल्ली भी जा रहा तो वो समझता है वो उसको देख रहा है सामने वाला, चूंकि उनकी नजर नीचे नहीं होती है। नमाज में सर नीचे की तरफ होगा और नजरें सजदा गाह, मतलब जहां आप सजदा करते हैं, जहां सर आपका टिकता है, वहां होंगी अदर की। ये तरीका है। आप जब सजदा गाह की तरफ नजरें होंगी तो आदमी इधर उधर कैसे देखेंगे, सर नीचे है और आंखें सजदा गाह की तरफ है जहां सजदा कर रहा है आदमी, ठीक। तो जब ऐसा करेगा तो आदमी इधर उधर देख ही नहीं पाएंगे। तो ये बहुत नापसंदीदा अमल है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, सही बुखारी की रिवायत है, आपने फरमा कहा, हुवक्तिलासुन यजतलिसुहु शैतानु मिन सलातिल अब्द। आप फरमाते और कहते हैं ये एक झपट है जो शैतान नमाजी के ऊपर मारता है। मतलब जब एक नमाजी नमाज में सर को हलाता है, इधर उधर देखता है, तो एक किस्म से ये शैतान का अटैक होता है उसकी इबादत को कमज़ोर करने के लिए, उसके खुशू के लेवल को डाउन करने के लिए, उसके जहन में को इबादत से निकाल कर, प्रेयर और वर्शिप से निकाल कर कहीं और वो कंसंट्रेशन ले जाता है, उसका जहन घुमाता है। तो ये बात बड़ी अहम है याद रखी, ठीक, कि जब नमाज में हो तो हम देखें, इसलिए कि ये शैतान का अटैक है, हमला है। वो नहीं चाहता कि इंसान कोई भी काम दिल जोई से पूरा दिल लगा कर करे, और ख़ास तौर से रब को जो राजी करने वाले अमल है उसमें तो बहुत ज्यादा वो याद दिलाता है, ये काम करना है, फलां करना है, इधर देखो उधर देखो, यहाँ क्या चल रहा है, वहां क्या चल रहा है। तो आपने फरमाया तो शैतान का अटैक है जो इंसान पर होता है। हमें कोशिश करना चाहिए कि हम नमाज के अंदर सर को इधर उधर ना घुमाएं, आंखों से ऊपर नीचे दाएं बाएं ना देखें। ये बिल्कुल पसंदीदा अमल नहीं है, बल्कि ये शैतान हमारी नमाजों को, इबादत को कमजोर करने के लिए ये काम करता है। इस बात को हम जहन में रखें। दूसरा काम, आसमान की तरफ नमाज में देखना, ऊपर की तरफ नमाज में देखना, ये दुरुस्त नहीं है। इब्तदाई दौर में आप सल्लल्लाहु अलैहि वसल्लम जब नमाज पढ़ाते तो बहुत सारी चीज़ों की इजाज़त थी, जैसे कि कोई सलाम करता तो सहाबा जवाब दे देते थे, जब सलाम फेरा जाता तो हाथ उठाकर सलाम फेरा जाता था, ठीक, अस्सलाम वालेकुम रहमतुल्लाह, अस्सलाम वालेकुम रहमतुल्लाह। नमाज में कभी कभार ज़रूरत की बातें भी कर ली जाती थी, ये इब्तदाई मराहिल थे। इसी तरह नमाज में आसमान की तरफ भी सहाबा देखते थे, जैसा खुद अल्लाह ने कुरान में फरमाया कि हम बार बार आपके चेहरे का आसमान की तरफ उठना देखते हैं। आप सल्लल्लाहु अलैहि वसल्लम नमाज में पढ़ते, दुआ करते और आसमान की तरफ देखा करते ताकि क़िबला जो है रुख बदल दिया जाए। कुरान के अंदर ये कि हम आपके चेहरे का बार बार आसमान की तरफ उठना देखते हैं, आज से हम क़िबले को जो है बदलते हैं, और अब तुम जहाँ कहीं भी रहो मस्जिद हराम की तरफ अपना चेहरा किया करो। तो ये इब्तदाई दौर था, लेकिन बाद में आपने चेहरे को ऊपर उठाने से नमाज में मना कर दिया। याद रखिए, बहुत सारे लोग बिना किसी वजह के चेहरे को नमाज में ऊपर उठाते रहते हैं, हर थोड़ी देर को ऊपर उठाते रहते हैं, ठीक, कोई वजह नहीं होती है उनके पास, एक आदत सी बन जाती है कि एड़ियों पर ऊंचकते हैं नमाज में और चेहरे को ऊपर ले जाते हैं। चेहरे को नमाज में नीचे, मैंने जैसा बताया, नीचे रखना चाहिए। आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते और कहते हैं, सही बुखारी और सही मुस्लिम की रिवायत, आपने फरमाया और कहा, जो लोग नमाज में अपनी नज़रें आसमान की तरफ उठाते हैं वो इस काम से रुक जाएं, और आगे फरमाया, या फिर इनकी जो है निगाहें उचक ली जाएंगी। मतलब जो लोग नमाज की हालत में ऊपर अपना चेहरा कर रहे हैं वो इस अमल से रुक जाए, कहीं ऐसा ना हो कि अल्लाह ताला इनकी नज़रें उचक ले, मतलब इनकी बीनाई, इनकी रोशनी, इनकी आंखों से वो देखते हैं उसको छीन लिया जाए। तो नमाज की हालत में ऊपर देखना और चीज़ों को देखना, याद रखिए, ये मना है। और ख़ास तौर से ऊपर के ताल्लुक से नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम मना किया कि नमाज में ऊपर की तरफ ना देखो, कहीं तुम्हारी निगाहें अल्लाह रब्बुल इज़्ज़त इस अमल की वजह से छीन ना ले। मतलब ये गलत अमल है, इससे अपने आप को हमको रोकना चाहिए, याद रखें। इसी तरह जो है नमाज की हालत में जो है पहलुओं पर हाथ रखना, पहलुओं पर हाथ रखने से मुराद जो है نماز کے، جیسے کہ آپ نے ایک روایت میں فرمایا کہ کوئی نماز کی حالت میں کوک پر ہاتھ نہ رکھے، ایک میں کہ پہلوؤں پر ہاتھ نہ رکھے، مطلب اس طرح سے نہ کھڑا ہو، ٹھیک، نماز میں یہ جو حصہ ہوتا ہے پہلو، مطلب سائڈ کا جو حصہ ہوتا ہے، ٹھیک، اس پر ہاتھ رکھ کر کھڑے ہونے سے منع کیا گیا نماز کی حالت میں۔ اس کے پیچھے کیا وجہ رہی حدیث میں واللہ عالم، کہ کیوں آپ نے اس عمل سے روکا، کیا کرتے تھے لوگ یہ نہیں پتا، لیکن ایک بات تو ظاہر ہے کہ اگر کوئی انسان ہاتھ نہیں باندھ سکتا کسی وجہ سے اور رکھ سکتا ہے تو وہ پھر رکھے ہوئے ہاتھوں کو چھوڑ دے پھر نیچے، لیکن پہلوؤں پر رکھنا نماز کی حالت میں یا کوک پر ہاتھ رکھنا، مطلب پیٹ کے اس حصے پہ ہاتھ رکھنا، اس طرح سے نماز کی حالت میں نبی اکرم صلی اللہ علیہ وسلم نے منع کیا ہے، ٹھیک۔ اسی طرح جو ہے لٹکے ہوئے بالوں کو یا آستین کے کپڑے کو یا پھر کرتے کو یا پھر کوئی اور انسان جو ڈریس آج کل لوگ پہن لے رہے ہیں، بار بار درست کرنا، جیسے کہ بال سامنے آ رہے ہر بار پیچھے لے جا رہا ہے، آستین جو ہے عادت ہوتی ہے کچھ لوگوں کو کھینچ کے، حالانکہ وہ فولڈ نہیں کرتے، اب نماز میں بھی اتر جاتی ہے پھر نماز میں کھینچتے ہیں اس کو، پھر وہ نیچے اتر جاتی ہے پھر کھینچتے ہیں، یا پھر کرتے کو ان کو ایسا شک ہوتا ہے کہ وہ نماز میں پیٹ میں اٹک گیا ہوں گا، پینٹ کے اندر پجام چلا ہوں گا، ہر بار جب کھڑے ہوتے ہیں تو کرتے کو پیچھے سے کھینچ کر سیدھا کرتے ہیں، ٹھیک ہے۔ اسی طرح جو ہے اپنی پینٹ کو یا کسی بھی چیز کو، کپڑے کو بار بار نماز میں سدھارنا یہ درست نہیں ہے، ایک آدھ بار ہو جائے، ضرورت کے تحت ہو جائے تو ایک الگ چیز ہے کہ وہ اٹک گیا ہے، کسی کے پیر میں اٹک رہا ہے، ہر بار میرا کرتا اتنا لمبا ہے تو میں سمیٹ سکتا ہوں، لیکن کنٹینیوسلی صرف انکانشیسلی یہ عمل کو لوگ کرتے رہتے ہیں، بالوں کو سدھارتے رہتے ہیں، یہ درست نہیں ہے۔ یا تو اپنے بالوں کو آپ اچھے سے جما لیں، اچھے سے دبا دیں یا اچھے سے باندھ لیں، لیکن نماز میں بالوں کو ہر بار سیدھا کرنا یہ درست نہیں ہے، یا پھر بالوں میں خاموخواہ ہاتھ ڈالنا یہ درست اور پسندیدہ عمل نہیں ہے، یا اسی طرح کپڑوں کو سیدھا کرنا، خاص طور سے ان نوجوانوں کو میں کہوں گا جو چھوٹے چھوٹے کپڑے پہن لے رہے آج کل، اتنا چھوٹا شرٹ ہوتا ہے کہ وہ کیا ہوتا ہے کہ وہ شارٹ شرٹ بولتے ہیں، پہلے ہی اونچا ہو جاتا ہے۔ اب ہوتا ہے کہ جب نماز میں آدمی جھکتا ہے تو جھکتے وقت جو ہے پیچھے جو کمر کا حصہ اس کا کھل جاتا ہے، کھل جاتا ہے، اور پینٹیں بھی ایسی پہنتے ہیں کہ جو بہت نیچے ہوتی ہے کمر پر، اب جب آدمی جھک جاتا ہے تو امکانات ہوتے ہیں بلکہ ہو جاتا ہے کہ اس کی کمر دکھتی ہے، تو پھر کمر چھپانے کو رکوع میں جاتے وقت اس کو کھینچتے، رکوع سے اٹھتے وقت اس کو کھینچتے، رکوع میں جاتے وقت پھر اس کو سیدھا کرتے، سجدے سے اٹھتے وقت پھر اس کو، کبھی کبھار تو دو انگلیاں ڈال کے اندر کھوستے رہتے اس کو، ہر رکوع میں ہر سجدے میں انگلی ڈال کے کھوستے رہتے کہ وہ کیوں تو نکل جا رہا ہے اور کمر نظر آ جاتی ہے۔ اور یاد رکھیے، کہیں بار میں نے دیکھا ہوں کہ واضح طور سے عورت اور سطر چھپانے کا حصہ بھی ان کا کھل جاتا ہے رکوع کے اندر، واضح طور سے اتنے نیچے پینٹ اور اتنا اونچا شرٹ ہوتا ہے کہ جب وہ رکوع کرتے ہیں یا سجدے کرتے ہیں تو واضح طور سے کمر دکھ جاتی ہے ادھر کی، اور نماز کی حالت میں سطر دکھنے سے، سطر کھل جانے سے نماز ٹوٹ جاتی ہے، وضو نہیں ٹوٹتا ہے لیکن نماز ٹوٹ جاتی ہے۔ تو اپنی نماز کی خیر منائیں اور ایسے کپڑے نہ پہنیں جو کپڑے آپ کی نماز کو یا ہماری نماز کو برباد اور خراب کرتے، یاد رکھیں کیوں ایسے لباس پہنے جس کی وجہ سے نماز ہی نہ ہو سکے، ٹھیک ہے۔ لیکن میں ہرگز نہیں کہہ رہا کہ نماز چھوڑ دے، لیکن نماز پڑھتے رہیں اور نماز کو صحیح انداز سے پڑھتے رہیں۔ تو لہٰذا شارٹ شرٹ نماز میں پہن رہے ہیں یا ایسی پینٹیں جو کمر تک آتی ہے، نیچے تک آتی ہے، جب رکوع کرتے ہیں تو پیٹ نظر آ جاتی ہے، یا رکوع کرتے وقت یا سجدے میں جاتے وقت کنٹینیوسلی فکر ذہن میں ہوتی ہے کہ اس کو سیدھا کرنا ہے، اس کو سیدھا کرنا ہے، یہ درست نہیں۔ اس لیے کہ نماز میں خاموخواہ کپڑوں سے کھیلنا، سدھارنا، ڈالنا، جمانا یہ درست نہیں ہے۔ اسی طرح بالوں کو پیچھے کرنا ہر تھوڑی دیر کو نماز کی حالت میں، جن کے لمبے ہوتے ہیں، یہ درست نہیں ہوں گا، اس لیے کہ نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں اور کہتے ہیں، صحیح مسلم کی روایت، آپ نے فرمایا مجھے سات ہڈیوں پر سجدہ کرنے کا حکم دیا ہے، مجھے سات ہڈیوں پر رکوع کرنے، سجدہ کرنے کا حکم دیا ہے، اور یہ کہ میں کپڑا بالوں کو نہ سمیٹوں۔ مجھے کیا حکم دیا گیا ہے؟ دیکھیے، جب حکم کی بات آ رہی ہے مطلب یہ اللہ کی طرف سے بات ہے کہ مجھے نماز کو سات ہڈیوں پر، سات ہڈیوں پر، تو سات ہڈیاں کون کون سی ہوتی ہے؟ ایک ہڈی سر کی ہوتی ہے، سر اور ناک ملا کر ایک ہی ہڈی ہے، چونکہ سکل کے اعتبار سے ایک ہے، دوسرے دو ہڈیاں دونوں ہاتھ ہوتے ہیں، تیسری دو ہڈیاں دونوں گھٹنے ہوتے ہیں، اور اس کے بعد دونوں پیر، تو پیر کے دو انگلیاں جو مڑتی ہیں وہ ہڈیاں، اس کے بعد گھٹنے کے وہ دو، وہ چار ہوئے، ہاتھوں کے دو یہ چھ ہوئے، اور سر کا ایک سکل یہ ہوئے سات۔ تو سات ہڈیوں پر سجدہ کرنے کا حکم ہوا ہے، اور مجھے یہ بھی حکم ہوا ہے کہ میں اپنے بالوں کو اور اپنے کپڑوں کو نماز میں نہ سمیٹوں۔ بہت سارے لوگ نماز میں اتنا بڑا کپڑا پہن کے آ جاتے ہیں کہ نماز اپنی جگہ رہتی، رکعت باندھنے کے بعد कंटिन्यू सिर्फ कपड़े को ही सुधारते रहते हैं, इधर का कपड़ा लेके इधर डालते हैं, इधर कपड़ा लेके इधर डालते हैं, इधर से पकड़ के रुमाल को इधर सही करते, इधर से पकड़ी सही करते, इधर से पकड़ इधर खींचे, मतलब ऐसे लिबास आप नहीं पहन सकते जिसको आपको नमाज में सुधारना पड़े, इसलिए कि नमाज खुशू के लिए है, कपड़ों को सुधारने के लिए नहीं है, कपड़ों को समेटने वाला अमल नहीं है ये, तो कपड़े समेटते रहते पूरी नमाज भर। और कभी कभार लोग ताज्जुब करते हैं कि नमाज पढ़ रहा है क्या कर रहा है, हर उसमें हो जाता है, कभी कोई नमाजी का सीन कैमरे में आ जाए समझ लीजिए, होता है कभी कुछ मसाजिद में कैमरे होते हैं जिसको लाइव देखते हैं, इतनी हरकत कि दूसरा आदमी ताज्जुब में पड़ जाता है, इसकी नमाज सही है मेरी नमाज सही है, इतनी हरकत तो। और उमूमन अल्हम्दुलिल्लाह हिंदुस्तान में लोग बहुत कम हरकत नमाज में करते हैं, लेकिन बिलखसूस अरबों को देखा गया इतनी हरकत नमाज में करते हैं, वो भी ये वाली बालों को सुधारने वाली और कपड़ों को सुधारने, जबकि आपने फरमा रहे मुझे 7 हड्डियों पर सजदा करने का और कपड़ों और बालों को ना समेटने का हुक्म दिया गया है, मतलब इस बात का खास ख्याल रखने का कहा गया कि ये अमल मुझसे ना हो। तो ऐसा लिबास मत पहनिए फिर जिसको आपको समेटते रहना पड़ रहा है, ठीक, इतना लंबा पहन लिया कि बाजू वाले का अटकता है तो आप नमाज में सोच रहे कि पहले खींच लो ताकि वो अटक ना जाए, या उठते वक्त कोई पीछे का नमाजी उसका सर रगड़ा ना जाए क्योंकि तो इतना लंबा है कि सजदा उसका उस पर हो रहा है, या पीछे का नमाजी परेशान है तो झुकते भी है तो फिर समेटते हैं जमा करते हैं, मत पहनिए फिर। चुस्त लिबास का इस्लाम हुक्म नहीं देता बहुत टाइट, लेकिन इतना भी वो मत कीजिए कि उसको समेटने के अंदर आपका वक्त ज़ाया हो। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने कपड़े को समेटना, बालों को समेटने से मना किया है, ठीक है। इसी तरह जो है आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं और कहते हैं नमाज के ताल्लुक से, जिसके अंदर जो उमूमन हम अमल करते हैं वो ये है कि उंगलियों को उंगली में डालना और उससे आवाज़ करना लोग करते हैं नमाज की हालत में, उंगली जैसा नमाज में खड़े हो जाते हैं और खड़े खड़े फिर कंटिन्यू नमाज चलो, फिर ये उंगली लिया फिर तोड़ ली फिर कंटिन्यू नमाज चलो, ये हाथ डाल के फिर कंटिन्यू नमाज चलो, या उठते वक्त आप देखिए नमाज यूं करते फिर कंटिन्यू नमाज चलो, ये मना है उंगलियों का नमाज की हालत में तोड़ना या उनको अंदर एक में एक डाल के इस तरह से जिसको चटखारे लेना कहेंगे उंगलियां आवाज करती जिसकी वजह से, ये नमाज की हालत में, इसलिए कि खुशू के खिलाफ है। अब जैसी उंगलियां टूटने की आवाज आएंगी बाजू वाला भी परेशान होता है क्या हो रहा है, उसका भी कॉन्सेंट्रेशन हलता है, ठीक, और वो भी देखता है कि मैं क्या हो रहा है, तो ये दुरुस्त नहीं है। तो अपने जो है हाथों को खेलना इस तरह से दुरुस्त नहीं है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते इब्ने माजा की रिवायत है नमाज में अपनी उंगलियों को ना चटखाओ, मतलब ना तोड़ो, उनकी आवाज़ ना करो नमाज की हालत में, तो नमाज में उंगलियों को नहीं तोड़ना चाहिए, इस बात को भी हम याद रखें। इसी तरह नमाज की हालत में जो चीज़ नापसंदीदा है वो ये है कि सजदे की जगह पर एक से ज़्यादा मरतबा अगर कंकरियाँ या कुछ चुभने वाली चीज़ें तो कंटिन्यू उसको साफ़ करना या हटाना, या अपने सर को साफ करना और हटाना, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इससे मना किया कि बार बार कोई या तो सजदे की जगह को साफ करे या तो अपने सर को साफ करे। अब ये चीज़ कहाँ कहाँ लागू हो सकती है, एक जहाँ धूल है मस्जिद में, कभी एक सब वर्ती है, अब कभी कभार लोगों को जोश आ गया 2-4 सफ के लोग आ गए तो अब जो रेगुलर नमाजी या जो आम लोग पीछे परेशान होते इतनी धूल रहती क्योंकि वहाँ रेगुलर नमाज नहीं होती या छत पर चले जाना पड़ता कभी, तो याद रख लीजिए अब अगर आप धूल में नमाज पढ़ रहे हैं तो मिट्टी और धूल पाक होती है। तो बहुत से लोग फिर क्या करते हैं जब ऐसी मिट्टी धूल देखते हैं सजदे में जाते वक्त थोड़ा सा उसको साफ करते हैं, फिर उठने के बाद सर को साफ करते हैं, कोनी साफ करते, ये कोनी साफ करते, घुटने साफ करते हैं, कुछ नहीं करेंगे हम। अगर आपको लग रहा है ये धूल मिट्टी का ही मामला है तो आप समझ लीजिए यही तकदीर है आज की कि आपके कपड़े आज खराब होने वाले हैं इसके अंदर। और नमाज में कपड़े खराब हो इससे अच्छी और क्या बात हो सकती, कहाँ कहाँ कपड़े खराब नहीं हो जाते इंसान के, है ना। तो लिहाजा अननेसरी एक्शंस ना करें। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते और कहते हैं, ये सुनन अबू दाऊद की और जामे तिर्मिज़ी की रिवायत, आपने फरमाया कहा सजदे की जगह में एक से ज़्यादा कंकरियां हाथ पर हाथ ना फेरो, मतलब अगर कंकरियां हैं चुभने वाली चीज़ें तो एक से ज़्यादा बार हाथ नहीं, वन टाइम कर सकते, इसका मतलब एक से ज़्यादा बार मत फेरो, मतलब एट वन टाइम नमाज की हालत में। तो बेस्ट पार्ट क्या होगा मैं कहूँगा, आप जहाँ सजदा कर रहे हैं, वैसे अमूमन मस्जिद में ऐसा इशूज़ नहीं खड़े होते हैं, लेकिन मस्जिद से हटकर कभी नमाज का मौका आ जाए, जैसा जुमा एक्स्ट्रा लोग आगे बाहर तक चले गई सब, या जब मस्जिद बन रही है अभी और आप नमाज को चले गए तो ईंट मट्टी पत्थर वहाँ होता है, या फिर कोई बनी हुई मस्जिद में एक आध कंकर पत्थर आ जाए तो आप पहले सजदे जाए देख ले, इसी जगह पहले ही साफ कर ले। अगर नमाज में ज़रूरत है तो सिर्फ एक बार साफ कर सकते हैं, या तो वहाँ एक बार या तो यहाँ एक बार, क्या करना है सोच लीजिए, तो पहले ही आप साफ कर ले चाहे खड़े ना हो। झुकने के बाद कभी चटाई पर आपने सजदा किया और एकदम बेहतरीन नोकीला कंकर आया और ऐसी जगह आता है जहाँ बिल्कुल आपका सर टिकता है जाकर, तो फिर एक बार तो इजाज़त है आप फौरन उसको हाथ से बाजू कर ले सकते हैं, उठा के आप जेब में रख ले सबसे अच्छा, ताकि दूसरों को बाद में ना छुपे, बाद में मस्जिद के यार फेंक दे ले जाकर उस, ठीक। बहरहाल तो एक से ज़्यादा, आपने फरमाया कहा जब तुम में से कोई नमाज के लिए खड़ा हो तो कंकरियों को ना छुए, ٹھیک ہے آگے فرمائیں، بلکہ معاف کرنا، پہلی جو روایت پڑھ رہا تھا میں وہ یہ تھی کہ سجدے کی جگہ آپ فرماتے ہیں، سجدے کی جگہ میں جو ہے، اچھا وہ حدیث کے الفاظ یوں ہیں، جب تم میں سے کوئی نماز کے لیے کھڑا ہو تو کنکریوں کو نہ چھوئے، اس لیے کہ رحمت نمازی کے سامنے سے آتی ہے۔ جب تم میں سے کوئی شخص نماز پڑھ رہا ہو اور کنکریاں سامنے ہو تو بار بار ہاتھ نہ پھیرو، اس لیے کہ رحمت نماز میں سامنے کی جانب سے آتی ہے، جو اللہ کا رحم ہوتا ہے انسان پر وہ سامنے کی طرف سے آتا ہے، لہٰذا کوئی شخص کنکریوں کی طرف ہاتھ نہ پھیرے بار بار۔ آگے ایک روایت میں آپ فرماتے ہیں اور کہتے ہیں اگر تم ایسا کرنا ہی ہے تو ایک بار کر سکتے ہو، اگر تمہیں ضرورت ہے کچھ کرنے کی تو ایک بار میں کنکریاں صاف کر سکتے ہو، تکلیف دہ چیز کو ہٹا سکتے ہو، یاد رکھیے۔ ٹھیک، اب عام طور سے کنکریاں ایزا نہیں دیتی ہیں، گول گول گول گول ہوتے ہیں، خالی اتنا ہے کہ بے چینی پیدا کر دیتے ہیں، لیکن ایزا دینے والی چیز کو آپ ہٹا سکتے ہیں، پھر ایک بار ہوئے تو جیسے کاٹے آ گئے غلطی سے، کچھ ایسی ایزا دے رہا ہے نا، آپ سجدہ ہی نہیں کر پائیں گے، جسم کو نقصان ہوگا تو اگلے سجدے اور اگلی نماز ضائع ہوں گی، ایزا دینے کا الگ چیز ہے، کنکریاں ایزا نہیں دیتے ہیں۔ ریت عموماً آپ کے زمانے میں ریت آ جایا کرتی تھی، یہ ریت ایزا نہیں دیتی ہے کبھی بھی، ہاں اتنا ہے کہ بے چینی پیدا کر دیتی ہے، دھول مٹی ایزا نہیں دیتی ہے، کوئی اس سے تکلیف نہیں ہوتی، لیکن ایک بے چینی پیدا کرتی ہے، تو اس بے چینی کو آپ کو اپنے سے دور رکھنا ہے، تو نماز میں درست نہیں۔ بہت سارے لوگ نماز میں ہر سجدے میں کنکر صاف کرتے ہیں، ہر سجدے میں سر صاف کرتے ہیں، ہر سجدے میں دھول لگ جانے کا اندیشہ ہے، تو بہت سے لوگ تو میں سجدے سے اٹھتے وقت ہاتھ بھی صاف کرتے ہو دیکھا، سجدے میں جانے سے کبھی دھول لگنے کا امکان ہے تو ہاتھ بھی صاف کرتے ہیں، اٹھتے اٹھتے گھٹنے کو بھی ایک ایک بار ایسا ہاتھ سے صاف کرتے ہوئے، ہاتھ کو صاف کرتے پھر کھڑے ہوتے ہیں، بالکل درست نہیں ہوں گا۔ ہم ایک بار کوئی حرکت کرنا ہے تو کیجیے، اس سے زیادہ یہ عمل کثیر کہلائیں گا، ایک خامخواہ کا ایسا عمل جو نماز کا حصہ نہیں آپ کر رہے ہیں وہ کہلائیں گا۔ ٹھیک، اسی طرح جو ہے آپ سے فرماتے ہیں اور کہتے ہیں اس کے علاوہ اور کوئی بھی ایسا عمل جو بے قاعدہ ہو، جو نماز کی درستگی میں نہیں ہے، نماز کا پارٹ نہیں، وہ نہیں کرنا چاہیے، کچھ بھی ہو سکتا بے قاعدہ، جیسا کہ لباس کو سیدھا کرنا بار بار، داڑھی میں بار بار ہاتھ ڈالنا، مونچھوں کو نماز کی حالت میں سدھارنا، بالوں کو نماز کی حالت میں سدھارنا، ایکسٹرا ہے کپڑے کو چھوٹا پہن کے آگے تو ہر بار نماز میں کھوستے رہنا، یا ان نکلنے کا ڈر ہے تو ہر بار کھڑے ہو کے کچھ لوگ وہ کرتے ہیں، یا کچھ لوگ تو پورا نماز سے اٹھنے کے بعد پورا ادھر کا پائجامہ اوپر، ادھر کے پینٹ ادھر سے کھینچتے ادھر سے کھینچتے، اور پھر ہر بار نماز کے لیے کھڑے ہوتے ہیں۔ ٹھیک، تو یہ درست نہیں ہو کوئی بھی عمل، یا پھر نماز میں خاموخہ آوازیں نکالنا، بہت سارے لوگ نماز کے اندر جو ہے ڈکارے لیتے ہیں، حالانکہ وہ ڈکار فطری نہیں ہوتی ہے، فطری آ جائے تو اجازت ہے، غیر فطری ڈکارے لیتے ہیں، غیر فطری ڈکارے کے ہاتھ توڑے اور اتنی دیر تک چلتی ہے، اور وہ ڈکار سمجھ میں آتی ہے کہ لی جاتی ہے، جو ہوتا نا ایکسٹرا نماز میں ڈکار نہیں، یا نماز میں اچکتے ہیں ایڑیوں پہ ہر تھوڑی دیر کو، تھوڑی دیر ایڑیوں پہ جاتے اور آتے ہیں، ٹھیک، جیسا کہ کوئی ایکسرسائز چل رہی ہے اس کے اندر، یا پتہ نہیں کوئی نماز کا عمل ہے کہ اس طرح سے کیا جائے۔ یہ تمام کام اور بھی جو نماز کو کمزور کرتا ہے، نماز کے عمل میں ڈسٹربنس پیدا کرتا ہے، جو نماز کا پارٹ نہیں ہے، پارٹ کو نہیں کہہ رہے تو آپ بولیں گے ہاں دیکھو آپ لوگ نماز میں انگلی کو حرکت دیتے نا ہم کو ڈسٹرب ہوتا، یہ نماز کا پارٹ ہے، نہیں آپ لوگ رفع دین کرتے نا اس سے ڈسٹربنس ہوتا ہے، یہ نماز کا پارٹ ہے، جو نماز سے ہٹ کر اعمال ہے ان کو نہیں کرنا چاہیے، اس لیے کہ اس سے آدمی ڈسٹرب ہوتا ہے، فطری عمل سے آدمی ڈسٹرب ہے، غیر فطری عمل سے آدمی ڈر بھی جاتا ہے اور ڈسٹرب بھی ہوتا ہے۔ ٹھیک ہے، تو یہ کام نماز میں نہیں کرنا چاہیے۔ اب وہ کام جو نماز کی حالت میں کرنا منع ہے یا جس سے نماز خراب ہو سکتی، وہ بھی انشاءاللہ دیکھیں گے کچھ اور باقی چیزیں۔ اسی طرح نماز میں سکون اختیار کرنا چاہیے، تو ایسا کوئی بھی کام جیسے بال جما رہے، ڈکار لے رہے، یہ سب کیا ہوتا ہے؟ سکون کے خلاف ہے۔ صحیح مسلم کی روایت ہے، آپ صلی اللہ علیہ وسلم فرماتے ہیں، کہتے ہیں نماز میں سکون اختیار کرو، آپ فرماتے ہیں اسکنوا فی الصلاۃ، نماز میں اے لوگوں سکون اختیار کرو، تو ہمیں چاہیے کہ ہم نماز میں سکون اختیار کریں، خاموخہ نہ لیں۔ اسی طرح جس چیز سے نماز کے اندر پسندیدہ نہیں ہے، نہیں کرنا چاہیے، ان میں یہ چیز بھی ہے کہ رکوع یا سجدے میں قرآن کی قرأت کرنا، یہ درست نہیں ہے، یا قرآن کو پڑھنا درست نہیں ہے۔ بہت سے لوگ سوال کرتے ہیں کیا نہ سجدے میں قرآن پڑھ سکتے ہیں یا رکوع میں قرآن پڑھ سکتے ہیں، تو آپ صلی اللہ علیہ وسلم منع کیا اور آپ نے فرمایا، اور کیسے مسلم کی روایت ہے، مجھے رکوع اور سجدے میں تلاوت قرآن سے، قرآن کی قرأت سے منع کیا گیا ہے۔ تو رکوع اور سجدے میں نماز میں قرآن آپ نہیں پڑھ سکتے۔ اسی سے کچھ علماء لکھتے ہیں کہ نماز کی مطلب سجدے اور رکوع میں نماز میں قرآنی دعائیں بھی نہیں پڑھنا، دعا کر سکتے آپ، وہ دعائیں جو آپ سے ثابت ہے وہ کیجیے، یا پھر اپنی زبان مطلب عربی کے اندر جو دعائیں آپ کو یاد ہے وہ کر سکتے ہیں، لیکن نماز میں جو ہے قرآنی دعائیں نہیں کر سکتے، مطلب رکوع اور سجدے میں، اس کے علاوہ آپ کیجئے پھر، قیام میں کر سکتے ہیں، منع نہیں ہے، بہت سارے آپ سے خود ثابت ہے، لیکن ان میں رکنا چاہیے، تو لوگ سوال کرتے ہیں، تو یہ بھی پسندیدہ نہیں. اسی طرح جب انسان کو رفع حاجت، پیشاب یا پیخانے کی ضرورت ہو، اس حالت میں نماز پڑھنا درست نہیں ہے بلکہ منع ہے. بہت سارے لوگ کیا کرتے، ارے اب وضو کرنا بہت جان پیارا، جو وضو ہے سو کنٹینیو کر لیتے، حالانکہ پیشاب بہت زور سے آ رہا ہے، لیکن اب وضو بھی ٹوٹ جائیں گا، پھر نماز مجبوری الگ چیز ہے کہ ایک ہی رکعت باقی ہے اور اس کے بعد جماعت نہیں ہے، تو جماعت کا ثواب جا رہا ہے ایک الگ چیز ہے، تو آدمی کبھی کنٹرول میں ہو، لیکن عمومی حالت میں یہ پسندیدہ عمل کبھی کبھار ہو جائے تو ٹھیک ہے، ہمیشہ پسندیدہ نہیں ہے آپ صلی اللہ علیہ وسلم. اور اسی طرح جب انسان کو کھانے کی ضرورت ہو اور بھوک لگی ہو، تب بھی نماز پڑھنے سے منع کیا گیا ہے. ٹھیک، اس لیے کہ جب انسان پیشاب اور پیخانے کی ضرورت محسوس کرے گا تو کیا اللہ کی عبادت میں اس کا کوئی دھیان رہے گا، بتائیے آپ. اور اسی طرح اگر بھوکا ہو تو کیا انسان کانسنٹریٹ کر سکتا اپنی نماز میں؟ ٹھیک، نہیں کر سکتا. تو اسی لیے اللہ کے رسول نے فطری چیزوں کو، اسلام نے فطری چیزوں کو اول درجہ دیا، کہا کہ پہلے کر لو. اور آپ صلی اللہ علیہ وسلم فرماتے ہیں اور فرمایا اور کہا، اور دیکھیے الحدیث کے الفاظ اس طرح سے، یہ سنن ابو داؤد کی روایتیں، کھانے کی موجودگی اور پیخانے یا پیشاب کی حاجت میں نماز جائز نہیں ہے. لا صلاۃ، آپ نے لفظ استعمال کیا، نماز نہیں ہے جب انسان کو کھانے کی ضرورت محسوس ہو اور پیشاب یا پیخانہ جانا ہو، تو تب وہ نماز نہیں پڑھے گا. تو اب اگر لوگ سوال کرتے کیا کھانا ہے، بھوکے ہیں، نماز پہلے پڑھ لیں، تو کھانا پہلے کھا لیجیے، ضرورت سے فارغ ہونا ہے تو پہلے ہو جائیے، پھر نماز کے لیے کھڑے ہو، یہ زیادہ بہتر ہے. اسی طرح جو ہے تشہد میں ایڑیوں پر بیٹھنے سے آپ نے منع کیا. ایڑی مطلب کیا ہے؟ پیر کو اس طرح سے موڑ دینا اور پیر کی جو اوپر کی ہڈی، ایڑی جس کو کہتے، پچھلا حصہ پیر کا، وہ اوپر آ جاتا ہے اور دونوں ایڑیوں پر کمر رکھتے ہیں، یہ عمل درست نہیں ہے. ایڑی پر بہت سے لوگ بیٹھتے ہیں، دونوں ایڑیوں کو مطلب دونوں پیروں کو موڑتے ہیں، ایڑی اوپر آ جاتی ہے اور اس پر کمر اپنی رکھتے ہیں، ایسا بیٹھنے سے منع کیا گیا ہے. یاد رکھیے اس بات کا ہم خاص طور سے دھیان دیں. آپ صلی اللہ علیہ وسلم فرماتے ہیں، صحیح مسلم کی روایت فرمایا، رسول اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں، شیطان کی طرح مت بیٹھو، مطلب ایڑیوں پر مت بیٹھو. آپ نے ایک شخص کو دیکھا وہ ایڑی پر بیٹھا تھا، آپ نے کہا شیطان کی طرح مت بیٹھو. میں عائشہ فرماتی ہے وہ ایڑی کی بل بیٹھا تھا، اس کا مطلب ایڑی پر مت بیٹھو، مت بیٹھو. اور سجدے کی حالت میں اپنے ہاتھ کو جانوروں کے جیسا، درندوں کے جیسا، یہ ایک روایت میں الفاظ ہے، کتے کے جیسا نہ رکھو، مطلب سجدہ جب کرتے وقت پورا ہاتھ نیچے نہ رکھو بلکہ صرف ہتھیلی نیچے اور ہاتھ اوپر اٹھنا چاہیے. یہ حکم مرد کے لیے بھی اور یہ حکم عورت کے لیے بھی ہے. بہت ساری عورتیں جب سجدہ کرتی ہے تو بالکل وہ درندوں کی طرح، جانور کی یا کتے کی طرح، کہ دو پورا ہاتھ اور پوری کونی زمین پر لگی ہوتی، نہیں، کونی زمین سے اٹھنا چاہیے نماز کی حالت میں. نبی اکرم صلی اللہ علیہ وسلم کو دیکھا گیا، آپ نماز میں سجدے کی حالت میں جب ہاتھ ٹیکتے تو کونیاں اتنی اٹھ جاتی کہ آپ صلی اللہ علیہ وسلم کا کپڑا اگر لباس چھوٹا ہوتا تو بغل کی سفیدی نظر آیا کرتی، بغل کی سفیدی پیچھے دیکھنے والے کو نظر آ جاتی. اس لیے کہ صحابہ کے بعد بہت کم کپڑا میسر ہوتا تھا، اور بہت سی بار روایت میں آتا تھا ایک چادر لیتے تھے، وہ لوگ چادر کو بیچ میں سے سوراخ کر کے سر سے ڈال لیتے تھے اور بازو سے باندھ لیتے تھے، سمجھے آپ، تو جس کی وجہ سے یہ حصہ کھلا رہتا ہے، اس میں یہ حصہ پیک نہیں ہو پاتا ہے کبھی، اور جب آدمی نماز پڑھیں گا، سجدہ یوں کریں گا تو یہ کھل جائیں گا، تو اندر بغل دکھ جاتا ہے، سمجھ رہے آپ، تو آپ کے بغل کی سفیدی نظر آ جاتی. تو لہٰذا آپ نے ایڑیوں پر بیٹھنے سے قاعدے میں منع کیا ہے. ٹھیک ہے، ایڑیوں پر، ایک ایڑی پر بیٹھنا تو خود سنت سے ثابت ہے. نماز میں اگر دو قاعدے ہیں تو پہلے قاعدے میں آپ ایک پیر کو موڑ دیں گے، الٹے پیر کو موڑ کر اس پر کمر ٹیکیں گے اور ایڑی بازو سے ایسی کھڑی رہیں گی، یہ تو پہلا ہوا. دوسرے قاعدے میں کیا کرنا ہے آپ کو، اگر نماز میں دو قاعدے ہیں تو آپ الٹے پیر کی مانڈی پر بیٹھیں گے اور الٹے پیر کو سیدھے پیر کے نیچے سے باہر نکالیں گے، تورک کہتے ہیں اس کو عربی میں، کہ الٹا پیر ایسا رکھا ہوا ہے آپ کا، معاف کرنا، سیدھا پیر اور الٹا پیر کہ مانڈی پر آپ بیٹھے لیپ پر اور وہ پیر ٹیڑھا ہو کر ایسا باہر، جیسا عورتیں ہمارے پاس کرتی ہیں عام طور سے، مرد نہیں پڑھتے ویسے، تورک کرتی عورتیں، دیکھیے ان کے قاعدوں میں، وہ سنت ہے آپ سن کی، تو بہرحال وہ کرنا چاہیے. تو ایڑی پر بیٹھنا نماز میں درست نہیں ہے، پہلے اس میں بھی ایڑی باہر رہیں گی اور دوسرے اس میں پیر اس کے نیچے سے نکالا جائیں گا، یاد رکھیں. ٹھیک ہے، تو بہرحال ایڑی پر بیٹھنے سے آپ نے منع کیا ہے نماز کی حالت میں، تو بہت سے لوگ ایڑی بیٹھتے ہیں، وہ احتیاط کریں

ये चूंकि बहुत बड़ी ताली होंगी तो पुश्त पर मारा जाएगा, तो इससे इमाम समझ जाएगा कि वो गलती पर है। लेकिन अब औरतें तो पीछे है, तो फिर अब सवाल ही नहीं कि उनकी आवाज़ आएंगी, वो कर ले। लेकिन अगर वो कर सकती है, ऐसा कि इमाम मर्द है और औरतें पीछे सफ में खड़ी है, समझ लीजिए जैसा काब रजी अल्लाह रमज़ान में पढ़ाया करते थे औरतों को नमाज, तब तो पूरी औरतें हैं, तो सुबहानल्लाह नहीं कहेंगी, आवाज़ करेंगी, इमाम समझ जाएंगे अरे मुझसे कुछ गलती हो रही है। ठीक, तो बहरहाल ये जायज़ बात हुई ना। ठीक, इसी तरह जो है एक मरतबा का वाक़िया है, सही बुखारी सही मुस्लिम की रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम नमाज़ पढ़ा रहे थे ज़ोहर की, 3 रकात पढ़ा दी, तो पीछे एक सहाबी खड़े थे और नमाज में कहा अल्लाह के रसूल क्या नमाज कम हो गई या भूल गए? ये कहा, आप सल्लम फरमाया ना नमाज कम हुई ना मैं भूला हूं, और आपने सजदे सहू किया, चूंकि ये जायज़ बातचीत थी नमाज में। सहाबी ने क्या अल्लाह के रसूल क्या नमाज कम हो गई या भूल गए, चूंकि अभी वो रूल नहीं आया था कि सुबहानल्लाह वो बताने में सहाबा को नहीं पता था, तो आप जो आप सब पे वही उतर रही थी, शरीयत बन रही थी, तो हो सकता है शायद जोहर 3 रकात होगी, उन्होंने डरने लगे तो पूछ लिया। आप सब ने कहा ना मैं भूला ना जोहर कम हुई बल्कि मैं भूल गया हूँ, और उसके बाद आपने जो है सजदे सहू कराया उसने। ठीक, तो आपने 3 रकात पढ़ा दी थी, तो यहाँ सहाबी ने बात की, लेकिन आपने बाद में ये नहीं कहा तुमने नमाज में बात कैसा की, कैसा बोले मेरे को, खामोश है, तो पता चला नमाज में जायज़ बातचीत जो ज़रूरत की होती है, वैसे जो नमाज की दुरुस्ती का पार्ट है सुबहान अल्लाह कहना, लुकमा देना भी बात करने में आएंगे, जैसा कि इमाम पढ़ रहा है और उससे मिस्टेक हो जाए, सूरह काफिरून पढ़ रहा है और वो गलत मलत हो गई उसकी खिरत, क्या पहले था क्या बाद में थी, आयत रिपीट हो गई, तो फिर आप उसको लुकमा दे सकते हैं, लुकमा दे सकते हैं। ठीक, लुकमा देने के लिए सबसे पहला हक तो उसके पीछे खड़े वाले इंसान, खड़े हुए इंसान का होगा, जो जो जिसने इकामत दी होंगी, और उसके बाद जो भी फिर जानकार होगा, उसे जानकारी नहीं तो उसने देना चाहिए। ठीक, और कुछ लोग भी दे दे तो काफ़ी, इसलिए कि जैसा उमूमन अगर मारूफ सूरे हैं, छोटे छोटे आखिरी सूरे हैं, सबको याद होते हैं, लेकिन ऐसा होता हमारे मस्जिद में इतने लोग चिल्ला देते हैं कि वो इमाम भी भूल जाता जो आगे का था, सब एक साथ लुकमे देते हैं, खड़ा इतने लुकमे आ जाते कि परेशान, तो जो सबसे पहले नज़दीक है वो हकदार है उस लुकमे के, और उसके बाद वाले जाहिर सी बात है उनकी आवाज़ वहाँ तक पहुँचेंगी भी नहीं ना, तो पहले वो हकदार है, तो हम इंतज़ार करें कि वो लोग लुकमा दे या उसके ताल्लुक से कुछ करें, इस बात को आप याद रखें। इसी तरह नमाज में हंसना ये दुरुस्त नहीं है, याद रखें, मुस्कुराहट कभी आ जाए तो फुकहा लिखते ठीक है, क्योंकि उसमें हंसी नहीं और एक्स्ट्रा अमल कुछ भी नहीं, कि आदमी कोई चीज़ याद आ जाए, कुछ वाक़ हो जाए और मुस्कुराहट निकल जाए लेकिन हंसा नहीं उसने, तो अभी नमाज, हाँ बस होता ही है, ये रूल भी मालूम नहीं होता कि नमाज में हंसना नहीं, अब हंसी आ रही है और एक ने हंस दिया तो शैतान तो वहाँ रहता ही है, शैतान सबको हंसाना शुरू कर देता है। अब हो रहा यह है कि आप अपनी नमाज पूरी ख़राब कर रहे हैं और आगे और पीछे सब वालों की सबकी नमाज ख़राब कर रहे हैं, मतलब एक वेव अपॉन वेव चलती है, वो लहरों पे लहरें आती है, कहता और वो खामोश बैठ जाता, वो खामोश बैठ जाता, अब वो क्या होता, वो बाद वाला दूर तक हा हा हा हा चल रही, फिर ये खड़ा है, फिर थोड़ी देर इसको एक लहर आती, अब मुझे नमाज में हंसी आ रही, क्या करूँगा मानो आपको, नमाज क्विट निकल जाऊँगा इससे बाहर, क्योंकि इससे मेरी नमाज भी ख़राब होंगी और सारे लोगों की नमाज ख़राब होंगी। मैं एक मरतबा का एक वाक़ा सुनाता हूँ, एक दिन ने मैंने सबसे लंबी जोहर और सबसे छोटी मगरिब पढ़ी, एक ही दिन का वाक़ा है, एक बार इमाम साहब नहीं थे मस्जिद में, अब क्या होना है मस्जिद का हाल, एक तो क्या करते हैं इमामत के लिए ज़बरदस्ती, चलो आगे चलो आगे चलो, वो एक आदमी कोई तो फंस जाता हूँ, उसका मसला नमाज पढ़ाने का नहीं होता, उसको डर रहता बाद में दुआ कैसे करोगे, दुआ याद नहीं रहती उसको नमाज के बाद, आगे क्यों नहीं जाते नमाज में बहुत सारे लोग, उनको नमाज पढ़ाना आती है, दुआ कौन कराएगा, वो याद नहीं रहती है, तो परेशान रहते, अब चलो बढ़ा दी, एक साहब को जोहर के लिए बढ़ा दी, जो अब जोहर पढ़ाई माशाल्लाह उन्होंने, सबसे लंबी जोहर 16 मिनट की जोहर, चल रही है, अब वो इसलिए पढ़ा रहे कि उनको लग रहा मैं बहुत जल्दी पढ़ता था, आज आराम से पढ़ूंगा, अल्हम्दुलिल्लाह, मतलब उनसे मैंने बाद में पूछा आपने इतनी लंबी नमाज पढ़ी माशाल्लाह, आप खुद भी इतनी लंबी नमाज कभी पढ़ते नहीं, तो बोले मैं ऐसा पढ़ा था, बोले अल्हम्दुलिल्लाह ऐसा पढ़ रहा था, बोले सब ऐसा करते बहुत टाइम लग रहा था ना, तो हो गए 16 मिनट की जोहर। ठीक, अब जब वो खड़े हुए और जब सजदे कराए, तो सजदे भी उतने लंबे कराए, सजदे में लोग हंस रहे, पता नहीं लंबी नमाज होगी तो भी हंसी आ रही लोगों को, अरे सजदे के अलावा कोई मस्जिद में आवाज़ नहीं, फिर सब एकदम खामोश खड़े, फिर सजदे में जा रहे खू खू खू, जब सजदे से खड़े हुए सब नॉर्मल, एक आदमी नजर नहीं आ रहा है कौन हंसने वाला था, कोई नहीं दिख रहा, वो बच्चों ने शुरू की हंसी, बच्चों ने क्या किया मालूम, पीछे एक बच्चा था, जब इमाम साहब सजदे में गए तो वो उठा, अरे उठो ना, तो बहुत देर से वो सजदा कर रहा, 16 मिनट की नमाज पढ़ा रहे जोहर, बोले सजदे कितने लंबे थे, उसने बोल के खामोश हो गया, उठो ना बोल के, और शुरू हुई फिर हंसी, تو کوئی بھی رکعت میں کوئی نہیں ہنس رہا, ایسی رکعت چل رہی کہ ایک آدمی ہنس رہا نہیں. سجدے میں جاتی جو ہنسی کی آواز آ رہی مسجد کے اندر, تب کیا کریں گے؟ بیسٹ پارٹ, اٹھو نکل جاؤ باہر, ہنسی آ رہی نکل جاؤ, چھوڑ دو اس نماز, یہ بیسٹ ہے. وہاں رہنا, ہنستے رہنا اور سب کی نماز خراب کرنا بہت بری بات ہے. بہت سے لوگ ہوتے ہیں, ایک تو مسئلہ معلوم نہیں کہ موبائل اگر بج جائے نماز میں تو بند کرنا چاہیے. اگر بج جائے تو میں یہ کہوں گا آپ بند کیجیے, اپنی نماز توڑ دیجیے نا, کھڑا ہے وہاں سے سخت بن کے دباتے رہتا, دستی لگاتا اس کو اور وہ بج رہا, پورے مسجد کی نماز خراب ہو رہی. ایک تو مسئلہ یہ ہے کہ اس کو بند کر دیا جائے, بند نہیں کر سکتے, آپ کو یہ مسئلے کا علم نہیں تو نکل جاؤ نا بھائی, اپنی نماز خراب کرو نا, پورے مسجد کو کیوں آپ تکلیف پہنچا رہے ایک موبائل کے, سمجھ رہے؟ یا تو مسئلے کا علم حاصل کرو یا تو بند کر دو, نکل جاؤ سب میں سے, وہیں کھڑے. اب اسی دن سب سے چھوٹی مغرب بھی پڑھی ہم نے. ایک صاحب آئے, اللہ ان پر رحم کرے, ان کی مغفرت کرے, نماز کے لیے ان کو آگے بڑھا دیا گیا, نماز کے لیے کھڑے ہوئے اور وہ ناک میں سے خیرت کرنا شروع کر دی انہوں نے. قدیم لوگ جس طرح سے خیرت کرتے ناک میں, الحمدللہ شروع کر دی انہوں نے. ان کی نماز شروع ہوتے ہی وہ خیرت, پیچھے بچوں نے ہنسنا چالو کر دی اور بچے تو ہنس کے بھاگ گئے. اس کے بعد بس ایک لہر چل رہی, ہر تھوڑی دیر کو ایک ہنسرا اور وہاں تک ہنسی جا رہی, پھر وہ ہنسرا وہاں تک. مسجد میں سیریل سے 4-5 سو بھر کے کم سے کم 70-80 لوگ ہنس رہے, ایک بھی توڑ رہا نہیں, ایک بھی نہیں توڑ رہا. تو میں دو رکعت تک کچھ کر سکا اور دوسری رکعت میں بھی نکل کے بھاگ گیا, پھر پرانی بات بھاگ گیا نکل, یہ اتنا ہنس رہے لوگ. اور جب میں بھاگ کر گیا تو مسجد کے کونے میں دروازہ بند کر کے لوگ لوٹ رہے تھے ادھر, مطلب وہاں ابھی دور چالو ہی تھا ہنسی کا. ایک تو یہ خیرت ہنسنے کی بات نہیں تھی, آ گئی آپ کو ہنسی, سیدھا چھوڑنا اور بھاگ جانا وہاں سب میں سے, وہاں بس لوگ ہنستے کھڑے ہوتے. تو کبھی مسکراہٹ ہو جاتا, کوئی واقعہ یاد آ گیا, جیسے آپ نماز پڑھ رہے ہیں آپ کا ہی بچہ سامنے آ گیا اور کیا چل رہا ہے, بول کے بچے بہت کرتے, شیطان بھی ان کو بہکاتا ہے. اب ہنسی آ سکتی ہے لیکن آپ خالی مسکرا رک گئے تو یہ نماز میں کوئی مسئلہ نہیں, یہ نماز بھی نہیں ٹوٹی, کوئی کمزوری نہیں, یو کین گو آن, آپ چلتے رہیے آگے پڑھتے رہیے. ہنسی آ گئی تو نماز پھر توڑ دینا چاہیے. تو آپ صلی اللہ علیہ وسلم نے جو ہے اسے منع کیا, نماز میں ہنسنا درست نہیں. اور اس کے تعلق سے آپ سمجھ, جو حدیث کے الفاظ ہیں وہ طبرانی کی روایت, آپ نے فرمایا کہا کہ مسکراہٹ نماز کو نہیں توڑتی, البتہ قہقہے لگا کے نماز کو پڑھنے سے نماز ٹوٹ جاتی ہے. ہنس ہنس رہے آپ, کیونکہ نماز کا مقصد فوت ہو گیا نا, آپ ہنس رہے ہیں. نماز عاجزی ہے, انکساری ہے, اللہ سے دعا ہے, رحمت کی دعا ہے, اللہ سے جو ہے بہت ساری چیزیں بندہ کرتا ہے, مشغول ہوتا ہے, اس سے بات چیت کرتا ہے اور اس میں پھر اس کو ہنسی آ گئی تو وہ اس عمل کے خلاف ہو گیا. مسکراہٹ آنا ایک الگ چیز ہے, وہ آ جاتی ہے کبھی کبھار, ہنسنے سے نماز ضائع ہو جائیں گی تو کیا کریں گے؟ آپ نماز توڑ کے چلے جائیں, ٹھیک چلے جائیں. اور کچھ فقہ اسی وجہ سے اس حدیث سے لکھتے ہیں کہ قہقہے مار کے ہنسنے سے وضو بھی ٹوٹ جاتا ہے. کیوں آپ نے کہا کہ نماز نہیں ہوتی, مطلب وضو ٹوٹ جاتا ہے, لیکن بہرحال صحیح بات تو یہ کہ وضو نہیں ٹوٹے گا, صرف جو ہے وہ نماز نہیں ہوں گی لیکن ہنسنے سے, تو فوراً نکل جائے گی, نماز ہی نہیں ہو رہی آپ کی, کیوں کھڑے, لیکن ہاں بس برابر وہ صف میں کھڑ رہا کہ ہنستے کھڑے رہیں گا پورا ٹائم, ہٹے گا نہیں, لیکن فوراً ہٹ جانا چاہیے. اسی طرح جو ہے کسی بھی کام میں ایسی مشغولیت جو عبادت کے منافی ہو, یہ اس درست نہیں ہے, یاد رکھیے. جو بھی کوئی مشغولیت جو عبادت کے منافی, عبادت کے مقصد کو فوت کر دیتی, ایکسٹرا ایکٹیویٹیز نماز میں, وہ تمام چیزوں سے رکنا چاہیے. خاموخا کھجانا ضرورت الگ چیز ہے, خاموخا کھانسنا صرف گلا صاف کر لینے کے لیے, کھانسی آ جائے کھانس سکتا ہے لیکن صرف گلا صاف ہو جائے بول کے بول کے خامی گلا کیا کرنا ہے, صاف نماز کر سکتے یہ سب عمل, ٹھیک. تو ایکسٹرا کوئی بھی ایسی ایکٹیویٹی جس سے نماز ضائع ہو سکتی ہے, خراب ہو سکتی ہے, وہ مت کیجیے, اس سے کہ نماز اس سے باطل ہو جائے. اب وہ کام جو نماز میں کرنا جائز ہے لیکن جس کو نہیں کرتے ہیں لوگ, یا جس کو غلط سمجھتے ہیں, جو غلط ہے وہ صحیح بن گیا, جو صحیح ہے وہ غلط بن گیا, ٹھیک, اس کو سمجھتے ہیں, ان میں آج کے دور میں کہوں گا سب سے پہلے جو کام نماز میں, کہ نماز کو صحیح کرنے کے لیے جو بھی اعمال ہوتے ہیں وہ نماز کا حصہ اور اس میں کوئی مسئلہ نہیں. جس میں سب سے پہلے آج جو مسئلہ ہوتا ہے نماز میں, جو سب سے بڑا خلل ہے, موبائل بجنا ہمارا, بس آ گیا ہو بج گیا, پہلے تو بند کرنا چاہیے. اب بچ گیا تو کیا کریں گے آپ, معلوم آپ کو, آپ اسے نکالیں گے اور بند کر کے پھر رکھ دیں گے, یہ بالکل جائز عمل چونکہ نماز کے درستگی میں, سمجھ رہے ہیں, نکالیں گے بند کریں. میں اس حد تک کہہ رہا ہوں, بہت سارے لوگوں کو دیکھا گیا نکالتے ہیں, ٹھیک, اور میں نے خاص طور سے جو ہے لوگوں کو دیکھا جو ہے گلف خلیجی ممالک میں نماز میں نکالتے ہیں اور کٹ نہیں کرتے, صلاح ریسیو کر کے صلاح, پتہ نماز میں یہ نہیں کر سکتے آپ, آپ کٹ کر سکتے ہیں اور پھر رکھ لیجیے. اب کٹ کرنے میں کٹ کرنا بھی اور بند کرنا دونوں جو بھی ہو سکتا ہے آپ نے کیا, اور آپ کا سب کو آئیڈیا ہوتا ہے اپنے موبائل فون بند کیسا ہوتا, نکالا اور ڈال دیا, یہ کیا جا سکتا ہے. پوری لوگوں کی نماز خراب کرنے سے اچھا یہ عمل ہے. ہاں بس یہ مسئلے کا علم نہیں ہوتا, یہ مسئلے کا علم نہیں. اب ہوتا کیا ہے, नमाज में गिरवी टोपी बराबर उठा के पहनता हूँ लेकिन मोबाइल नहीं कट करता। नहीं नहीं गलत अमाम, फिर गिरवी टोपी उठाना कहाँ से साबित है? कई बार गिर रही, हर बार उठते वक्त पहन रहा हूँ, फिर छोड़ दे रहा उसको भी। जब आप मोबाइल को नहीं बंद कर सकते टोपी भी नहीं उठाना चाहिए फिर। तो क्या होता है, हमको इल्म नहीं मसले का और लोग बोलते भी नहीं। जैसा मोबाइल बज गया तो क्या मस्जिद का इमाम बोल नहीं सकता उठ कर कि देखिए मोबाइल अगर बच जाए तो निकाल कर बंद करना दुरुस्त है, आप लोग बंद कर लिया कीजिए, तो कितने लोगों को इल्म हो जाएगा ना। नहीं ये तो नहीं बोलेंगे। हाँ ये बराबर बोलेंगे, नमाज से पहले अपने मोबाइल फ़ोन बंद कर लीजिए, ये कहाँ इकामत के अंदर शामिल है, मोबाइल फ़ोन कर लीजिए बंद कर लीजिए बोलने। जो इल्मी मसला ये है कि बाद में या पहले बोल दिया जाए, मोबाइल बज भी जाए तो बंद कर लीजिए, नमाज से पहले वैसे एहतियातन बंद कर लेना चाहिए। इंसान है लेकिन गफलत होगी, उसको लगा बंद किया लेकिन उसने बंद नहीं किया था। किसी का लेके आया घर में, कोई बीमार है, किसी ने कहा हैंडसेट रखो भाई तुम्हारे पास बीमार है तुम्हारे घर में कॉल की जरूरत, उसको इस्तेमाल करना आता नहीं बेचारे को, बच गया तो एटलीस्ट ये तो मालूम हो कट कर सकता है। तो ये करना चाहिए नमाज में, इसलिए कि इससे इंशाल्लाह नमाज में कोई फ़र्क नहीं आता। ठीक, इसी तरह जो है नमाज में बातचीत करना, ठीक, वो बातचीत जो नमाज की दुरुस्तगी का हिस्सा जायज है। लुकमा देना, लुकमा देना, सुभान अल्लाह कहना गलती होने पर, ठीक, या ऐसी हरकत की औरतें आवाज़ करें कि इमाम समझ जाए कि उससे कुछ ना कुछ गलती हो रही है, ये तमाम चीज़ें नमाज के अंदर भी याद रखिए जायज़ है, इसमें कोई मसला नहीं। ठीक, इसी तरह कोई मामूली सा काम ऐसा करना जैसा कपड़ों को सीधा कर लेना, मामूली सा बकसरत कपड़ों को समेटना मना है, ये तो मामूली सा काम जो ज़रूरी भी है कपड़े के ताल्लुक से, वो करने में कोई हर्ज नहीं, ये सब कर सकते हैं। सर एक बटन से दूसरा बटन मिल गया, जब आप उठे पूरा शर्ट ही उड़ जा रहा है ऊपर, होता है ना कभी, तो खाली आपने मामूली सा खींच लिया उसको नीचे, ये हो सकता है, लेकिन ये नहीं कि आपने छोटा शर्ट पहन किया पूरा टाइम खींच रहे, वो मैंने बस तफसीलात ले ली। मामूली सी कोई हरकत आप कर सकते हैं जो नमाज को सही करने के लिए। इसी तरह खांसी का आ जाना जो कि उसके बगैर चारा नहीं होता इंसान को, छींक का आ जाना जो कि उसके बगैर चारा नहीं होता है, इसी तरह जमाई का आना और उसको आपका रोकना, इसलिए कि आपसे हदीस फरमाया जमाई को रोको उसे लेना नहीं चाहिए, ठीक, ये करना। लेकिन खांसी आने पर ठीक है आप कोशिश करें कि उसको रोके, लेकिन जो मजबूरियाँ हैं वो तो होंगे। छींक आने पर आप कोई अल्हम्दुलिल्लाह नहीं कहेंगे। नमाज में एक मरतबा एक साहबी ने छींक के बाद अल्हम्दुलिल्लाह कहा, आप सल्लल्लाहु अलैहि वसल्लम उसको पसंद नहीं किया और कहा नमाज अल्लाह का जिक्र है, तुम अल्लाह से मशगूल होते हो तो ये ना कहो, क्योंकि वैसे ही तुम जिक्र कर रहे हो ना, फिर सुभान अल्हम्दुलिल्लाह बोलने की जरूरत ही नहीं थी नमाज की हालत, तो वो नहीं करेंगे। हमारे पास होता है कि नमाज की हालत में अगर छींक आ रही है तो उसको ऐसे तो भी रोकता हो नमाज के थर कांपते हो, क्योंकि छींक मुश्किल होती है, और जमाई जो नहीं लेना है वो नमाजों में चालू है, कंटिन्यू नमाजों में जमाई, जो लेना है उसको रोकता है, जो नहीं करना है वो शुरू है नमाज में। जमाई लेने से आप सल्लल्लाहु अलैहि वसल्लम ने मना किया, इसलिए कि आपने फरमाया जब एक मोमिन आ करता है तो शैतान उस पर सुस्ती तारी करता है, उम्मत को सुस्त, लिहाजा फरमाया जमाई ना लिया करो, और आ जाए तो मुंह पकड़ कर रोको उसको, मत नहीं लेना चाहिए उसको। तो छींक है, खांसी है, फितरी जो है खामोखा डकारे नहीं लेना चाहिए, फितरी तौर से आ गई एक अलग बात, उसको भी रोक सकते हैं आप, वो एक चीज़ नहीं, इसे छींक मत रोके, छींक रोकने से बहुत सारे नुकसान होते हैं याद रखिए, लेकिन बाकी चीज़ों पर आप कंट्रोल कर सकते हैं चाहे तो, ये फितरी। इसी तरह मजबूरन खुजली, इतनी मतलब किसी को बीमारी है, ख़ारिश है या अचानक होती है कभी, तो थोड़ा बहुत कर लेना ठीक है, लेकिन कंटिन्यू अगर पूरी नमाज चलते रहेंगे दुरुस्त नहीं होगा, ठीक, तो ये भी बहरहाल जायज़। इसी तरह सब बंदी और सब दुरुस्त करने के लिए जो हलचल होती है सब भी जायज़। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सही बुखारी की रवायत है, एक मरतबा तहज्जुद के लिए रात में वजू करके खड़े हुए, अब्दुल्लाह इब्ने अब्बास रजी अल्लाह अन्हुमा ये भी आए थे, का आपसे हम कैसा रात में इबादत करते देखने, छोटे थे लेकिन देखिए आपसे वजू किया, खुद भी वजू किए, आपसे हमने रकात बांधी, खुद भी आए वजू करके और रकात बांधी, और आकर आप सल्लल्लाहु अलैहि वसल्लम के उल्टे हाथ पे खड़े होकर रकात बांध ली। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने, चूंकि मुख्तदी सीधे हाथ पे खड़ा होगा इमाम के, अगर दो ही लोग हैं तो सीधे, और उसी से पता चलेगा कि ये मुख्तदी है, आप सल्लल्लाहु अलैहि वसल्लम नमाज की हालत में उनको इस हाथ से पीछे से पहले इसी उल्टे हाथ से इधर धक्का दिया और फिर सीधे हाथ से पकड़ के बाजू ला के खड़ा कर दिया, समझा, तालीम दे रहे हैं कि सीधे हाथ की तरफ खड़ा रहेगा मुख्तदी अगर दो है तो, उल्टे हाथ की तरफ नहीं, तो आपने धक्का दिया और इधर से पकड़ के लाकर इधर खड़ा कर दिया। अब्दुल्लाह इब्ने अब्बास उधर से इधर आए खड़े हुए और कहा अल्लाह के रसूल ने सूरह बकरा पढ़ ली, मैंने सोचा अब रुकू करेंगे, फिर सूरह आले इमरान पढ़ ली, फिर मैंने सोचा अब रुकू करेंगे, उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने सूरह निसा शुरू कर दी तो मैं जाके फिर सो गया। छोटे बच्चे थे ना, इतनी देर इंतजार करते रहे, सूरह बकरा पढ़ ली तो खड़े, सूरह आले इमरान हो गए और सूरह निसा शुरू हो गई तो आप गए और जाके सो गए बिस्तर। फिर सुबह जब फजर का वक्त हुआ अल्लाह के रसूल ने उठाया और कहा मेरे चेहरे पर थोड़ा सा थपथपा, कहा ऐसा नहीं करना चाहिए, एक तो रात में उठे फिर नमाज के लिए खड़े हुए फिर जाके सो भी, मतलब पढ़ना चाहिए था जब तुम आए थे अपने घर से, मेरे घर आप समझे घर रुके थे आके, छोटे थे बच्चे थे, رکے تھے اور پھر نماز بھی نہیں پڑھی, تو بہرحال تو آئے کھڑے ہوئے. تو دیکھیے یہاں اسلام نے نماز میں کیسا درست کیا, امام تھے آپ تو پتہ چلا جائز چیزوں کو امام نماز میں کر سکتا ہے. اس میں اور بھی چیزیں شامل ہوتی ہیں, جیسا کہ ہمارے مائک کا وہ گر گیا نیچر جو بھوم شروع ہوتا اس کا, پھر کہ کمزور دل والا تو پتہ نہیں اس کے پلسز بڑھ جاتے ہوں گے, ہارٹ بیٹس اس کے تیز ہو جاتے ہوں گے, ہے نا. تو مائک کو اٹھا لیا, مائک کو تھوڑا سا بہت کرا تھوڑا نیچے کر لیا, چونکہ بہت پوری مسجد کے سو لوگ تکلیف اٹھاتے ہیں, ہزاروں لوگ جمعے کی نماز میں, ہے نا, تھوڑا کر سکتے ہیں یہ سب چیزیں تھوڑا سا. اسی طرح رکعت تو باندھ لی اور پھر دیکھا سامنے موزی چیزیں چونٹیاں ہیں, اگر سجدہ کروں گا تو کاٹ سکتی ہے, تو تھوڑا سا امام خود ہل گیا بازو, چونٹیاں ہیں نا کاٹ سکتی ہے نا اتنی بہت, تو یہ چیزیں. یا پھر نماز کو کھڑے ہو گئے اور غلاظت تھی, رات میں بلی آ گئی مسجد کے اندر غلاظت کر کے چلے گی, دیکھا نہیں فجر میں امام آیا کھڑا ہوا, کھڑے ہونے کے بعد دکھ رہی غلط سرک جائے, یہ جائز حرکت ہے, یہ جائز ہے. مقتدی غلط کھڑا تھا, آپ سب نے اس کو ادھر سے نکالا, جائز ہے. اسی طرح نماز کے لیے دو لوگ کھڑے ہیں, امام کھڑا ہے, مقتدی بازو آ کے کھڑا ہے, چونکہ دو ہی لوگ نماز میں تو سب بننا ضروری ہے, تو سب دونوں کیوں گی. اب مسلی آیا ایک اور, اب اس کو کھڑا ہونا تھا, وہ بازو نہیں کھڑا ہوں گا اب, ٹھیک, وہ کیا کریں گے معلوم, امام کو پیچھے سے دھک وہ کریں گا, تو امام تھوڑا آگے سرک جائیں گا, مطلب آپ پیچھے صف ہو گئی ہو, امام آگے سرک جائے. اگر آگے جگہ ہے تو بیسٹ یہ ہے کہ اگر دو لوگ کھڑے ہیں تو امام اپنے مسلح سے بالکل پیچھے وہیں کھڑا ہو, اس کے پیچھے والی صف میں, اور مقتدی بازو, جیسے کوئی مقتدی آئے گا اس کو دھکا دیں گا, امام اپنے مسلح پہ چلے جائیں گا, مقتدی پیچھے صف بنا لیں گے, سمجھ رہے ہو. لیکن اس کا بھی علم نہیں ہوتا ہوں, بس یہ جائز حرکتیں ہیں, یہ جائز آگے پیچھے ہونا یہ نہیں کرتے ہوں, اور جہاں جو نہیں کرنا ہے وہ کرے, ٹوپی اٹھا کے رکھ رہے. میں نے دیکھا ٹوپی گر کے رول ہوتے ہوئے دور گئی تو نماز میں پورا آگے جا کے بھی لے کے آتے اس کو اپنے پاس, جو کہ نہیں کرنا ہے, اور جو کرنا ہے صفوں میں صف بندی کے ادب میں, نہیں نہیں ایسا تھوڑی ہو سکتا, ایک امام اور ایک مقتدی ہے تو امام آگے کھڑا اور مقتدی پیچھے کھڑا, یہ تھوڑی نماز ہوں گی, چونکہ صف ہی نہیں بنی, صف کہاں بنی. یہ مسئلے کا علم ہونا چاہیے, یہ بہت اہم چیز ہے یاد رکھیے. ایک مرتبہ میرا ایک قصبے سے جانا ہوا, وہاں الحمدللہ ایک گھرانہ اہل علم تھا, علم رکھتا تھا, بہت چھوٹا دن قصبہ, مجھے نہیں معلوم تھا اسی دن پہ تعارف ہوا. فجر میں گیا تو دو آدمی نماز پڑھ رہے فجر کی, اور جلدی نماز تھی اور راستے پہ مسجد تھی وہ. تو جب میں وہاں گیا وضو کر کے جا کر بازو کھڑا ہو چکی, میں ڈرا ہوا تھا کہ اگر میں دھکا دوں گا تو ایک نیا مسئلہ, امام کو دھکا دینے ہمارے, بولتے ایک نیا مسئلہ, انہوں نے رسک نہیں لینا, میں خاموشی سے آ کر دو کھڑے تھے, تیسرا کھڑا ہو گیا. ہمارے دو اور بھی ساتھی تھے, بولے ہمارے نہیں ابھی کھڑے ہو جاؤ, یہ گاؤں کی مسجد ہے, بہت جھگڑے ہو جاتے, چھوٹی چھوٹی چیزوں پہ جھگڑے ہو جاتے ہیں. جیسے میں بازو کھڑا ہوا, امام علم رکھنے والا تھا, وہ آگے بڑھ گیا خود بخود, وہ آگے بڑھ کے چلے گئے مسلح, چونکہ وہ ایگزیکٹلی اپنے مسلح سے امامت کے پیچھے کھڑے تھے. ایک آدمی بازو, جیسے میں کھڑا ہوا وہ آگے چلے گئے, اور پھر ہمارے بازو والے کھڑے ہوئے سب بن گئے پیچھے, ان کو علم تھا اس مسئلے کا. بعد میں وہ دیکھنے لگے, ارے بولے آپ نے مجھے وہ نہیں کیا, میں نے کہا ہم کو پہلے ڈر لگا ہوا تھا, ٹھیک ہے, کہ آپ کو دھکا دیتا رہے, کہ میں بازو والا شروع ہو جاتا ہم کو ثواب کی نیت سے, کہ امام کو دھکا دے رہا, امام کو ہٹا رہا نماز میں, اتنا بڑا گناہ. تو مطلب میں نے رسک لینا پسند نہیں کیا کہ امام کو ہٹانے کا, وہ بھی ہنسنے لگے, کہا نہیں صحیح کیا آپ نے, بولے علم نہیں ہوتا لوگوں کو, لیکن اس مسجد میں الحمدللہ ہم لوگ علم رکھتے ہیں اور ہم لوگ ایسا عمل کرتے ہیں. میں نے کہا بڑی بات ہے, لیکن بھائی ہر جگہ کی حالت اس طرح سے نہیں ہے, ٹھیک. تو یہ آپ یہ ہلچل جائز ہلچل ہے, آپ کر سکتے ہیں, ٹھیک. اسی طرح امام خیرت بھول جائے, غلطی ہو جائے تو آواز دینا, یہ بھی میں نے تفصیلات آپ کر سکتے ہیں. اسی طرح نماز میں آپ کے آگے سے کوئی جا رہا ہے تو آپ اس کو نماز کی حالت میں روک لیں گے, ٹھیک ہے, یہ جائز عمل ہے. ہمارے پاس کیا ہوتا ہے, دیکھیے ایک کیس تو یہ ہوتا ہے, نماز میں آپ کھڑے کوئی چلا گیا, اب وہ گیا تو دل میں کچھ نہیں اس کو, بس دل میں. دوسرا کیس دکھتا نہیں گیا, نماز پڑھ رہا تھا میں اور چلے گئے میرے سامنے سے, مطلب وہ سمجھتا نماز ٹوٹ گئی اس کی, تو وہیں شروع جھگڑا. میں ایک مرتبہ کچھ بڑے لوگوں نے پیچھے صف بنا دی, دو صف مسجد میں آگے بنی, رمضان کا مہینہ تھا, مغرب کی نماز تھی, مطلب یہ دو پیچھے کیسے کھڑے ہو گئے لوگ, بیچ میں دو صفے بیچ میں خالی ہیں اور راستہ بھی نہیں جانے کا. تو میں آگے گیا اور صف میں سے گیا پورا, ایسا صف پورا توڑتے صف کا, صف کے بیچ میں نمازیوں کے سامنے سے, چونکہ جب صف آگے خالی ہوں گے پیچھے نماز مقتدی کوئی کھڑا ہوں گا, اور اگر میں صف پوری کرنے آگے جاؤں تو مجھ پر گناہ نہیں ہے ان کی نماز کا, چونکہ انہوں نے غلط کھڑا کیا اپنے آپ کو, چلا گیا. اب چلا گیا تو اس میں سے کیا ہو گیا, ایک ہی ہوشیار تھا پورے صف میں, باقی سب تو کھڑے تھے, ایک نے توڑ دیا, ٹوٹ گئے رے ٹوٹ گئی نماز اپنی, بول اب دوسرے دو نہیں توڑ رہے, توڑو توڑو. اور بعد میں نماز کیا مولانا سمجھتا نہیں گیا تو, نہ ہمارے سامنے چلے گئے, मैंने कहा क्या जाहिल मामला, तुम पीछे वैसे ही खड़े हो गए, मतलब मौलाना को ज्यादा समझता ना, मौलाना बोल रहे ना, तो क्या जाहिल मामला तुम पीछे खड़े हो गए सब बना के। नहीं, बोले मेरे को जल्दी जाना था। मतलब अगर ऐसी सब जल्दी जाएंगे तो मस्जिद अंदर रहेंगी, उस सड़क पर नमाज पढ़ के रुक निकल जाएंगे, जल्दी थी कहते उनको, तो पीछे सब बना लिया उन्होंने। हो सकता दावत होंगी, रस ज्यादा होगा, तो वो दावत में से इधर नमाज सब नहीं मिलेंगे तो घर छोड़ के यहाँ आना पड़ाऊंगा। आप लगा कि यार दस्तर तो जब भी बिछ जाता, सब मगरिब होते लोग पढ़ा लिया, दस्तर बिछ जाता तो पीछे खड़े हो गए। मैंने कहा क्या जाहिल, तुमको इतना भी नहीं समझा कि तुम ऐसी सफ नहीं बना सकते, तो कुछ नहीं खामोश हो गया तुम, चूंकि गलती उनकी थी। और तोड़ा भी दिया उसने, तो दो होते हैं, एक तो या तो दिल में कुड़ते हैं, दूसरा नमाज तोड़ देते हैं। आपको क्या करना है, जब कोई नमाजी के आगे से जाए, आप फरमाते हैं उस शख्स को वो रोक लेगा। हदीस के अल्फाज क्या है देखिए, सही बुखारी और सही मुस्लिम की, जब कोई सुतरे के तरफ मुंह करके नमाज पढ़ रहा हो, अब इमाम इमाम के आगे जो है वो उसका सुतरा हो जाता है, लेकिन अगर मैं अकेला पढ़ रहा हूँ तो मेरे आगे कोई चीज़ है तो वो मेरा सुतरा है, और कोई उसके आगे से गुजरना चाहे, मतलब वो सुतरे की लिमिट के अंदर से, सजदा गाह के अंदर से, तो आप फरमाते आगे से गुजरना चाहे तो इसे रोक दे, अगर वो रुकने से इनकार करे तो उस लड़े, हदीस के अल्फाज आपने फरमाया लड़ाई करे, इसलिए कि वो शैतान है जो नमाजी के सामने से जा रहा है। जायज लड़ाई है, कर सकते हैं आप, कि रोक ले, रोक देना है, ना रुके तो धक्का दे, ना रुके तो लड़ाई करे उससे कि मैं जाने नहीं दूंगा तुझे यहां से। लड़ाई मतलब आप नमाज में और उसको धक्का दे सकते हैं, आप उसको मार सकते हैं कि यहां से नहीं जाने दूंगा, बाकी कहीं से भी जा। इसलिए आपने फरमाया अगर तुम में से किसी को मैं बता दूं नमाजी के सामने से जाने का गुनाह क्या है तो तुम 40 तक इंतजार करोगे। रावी कहते हैं मैं भूल गया, आपने 40 दिन कहा या 40 साल कहा, मैं भूल गया, लेकिन हम 40 दिन और 40 साल को भी अगर छोड़ दें, 40 मिनट भी ले ले तो बहुत है, 40 मिनट रुके रहे इंसान कम से कम, समझ रहे, 40 तक रुके रहोगे। रावी कहते हैं भूल गया दिन बोला या साल बोले 40, मतलब नहीं जाना चाहिए और ये जायज है रोकना। एक मर्तबा एक सहाबी नमाज पढ़ रहे थे, दूसरे सहाबी का एक बच्चा सामने से गया, आपने उसको नमाज में ही मारा, रोका पर नहीं रुका तो उसको एक मारा, अब मारने से रोना शुरू कर दिया बच्चे, उसके बाद वो मिले और कहा कि तुमने मेरे बच्चे को नमाज में मारा, रो रहा था, तो कहा अल्लाह के रसूल ने कहा कि नमाज में रोको, ना रुके तो लड़ो, इसलिए मैंने उसको मारा। बच्चों को ऐसे नहीं मारना चाहिए, लेकिन हो सकता है बच्चा रोज ऐसी शरारत करता होगा, इसलिए सहाबी को पता है कि रोज करता है, तो उसको सजा देने के लिए आपने, क्या समझ रहे, बच्चा बड़ा हो चुका होगा, लेकिन वो क्या बच्चों को कहता ना कुछ, चलो नमाज के सामने भागेंगे, एक आध आदमी को नसीहत करना ही पड़ेंगे, तो शायद वो रोज करता होगा ना, उमूमी इतवार छोटे बच्चे नमाज में सामने से गए तो कुछ नहीं होता, नमाज को याद रखिए, कोई मसला नहीं होता उससे नमाज में। ये बड़ों के लिए बात कही जा रही है, बड़ों से मुराद बालिग के लिए, बालिग इंसान 10 साल के बाद हो जाता है, 10 साल बाद, ठीक है, लेकिन अगर छोटे बच्चे हैं नमाज में सामने जाते कुछ नहीं होता है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम नमाज पढ़ते थे, हद हसन हद हुसैन और उमामा आपकी जो नमाजी थी ये नमाज में आ जाया करते थे, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को देखा गया कि कभी कंधे पर बैठ जाते हैं, कभी गर्दन पर दोनों तरफ डाल के बैठ जाते हैं। एक रिवायत में आता है कि एक मर्तबा एक सहाबी ने कहा कि हमने अल्लाह के रसूल के साथ सजदा किया, इतना लंबा सजदा अल्लाह के रसूल ने किया कि मैंने दिल में सोचा कि अल्लाह के रसूल की वफात तो नहीं हो गई, और फिर मैंने सजदे में से सहाबी कहते सर उठाया तो सर उठा के देखा तो हसन और हुसैन दोनों कंधे पर बैठे हुए, अल्लाह के रसूल सजदे में हैं और दोनों नवासे आके सर पर बैठ गए आपके कंधे पर पैर डाल के, एक आगे गर्दन पर एक पीछे गर्दन पर बैठा, लेकिन इतनी देर सजदा किया। फिर उसके बाद अल्लाह के रसूल ने दोनों को नीचे उतारा, उतार कर नमाज पढ़ाई। नमाज के बाद वो सहाबी कहते कि एक साहब आकर थोड़ा देखने लगे, बच्चे दोनों घूरने लगे कि क्या तुम्हारे वजह से हमको लेट होते, तो आसलम ने दोनों को जो है एक मांडी पे एक को और दोनों को बिठाया और कहा ये सैयदैन है, ठीक, ये दोनों मास्टर है, ये दोनों बड़े हैं इस कौम के, और जो इनसे मोहब्बत करता है उनसे मैं मोहब्बत करता हूँ, तो सभी खामे बैठ के चले गए। फिर तो इससे क्या पता चला, बच्चे नमाज में सामने आने से कुछ नहीं होता, पीठ पे बैठ सकते हैं, होता है ना बच्चे बैठ जाते, फिर आपने हदीस में ये भी कहा अल्फाज कि बच्चे घोड़े पर बैठना चाह रहे थे, मैंने सोचा थोड़ी देर बैठ कर मजा ले ले, होता है ना बच्चों को घोड़ा बन जाओ चलो बैठ गए, तो हो सकता है अल्लाह के रसूल ऐसा करते होंगे घर में भी, अब जब नमाज में आए तो बैठ गए, तो कहा बच्चे घोड़े पर बैठना चाहते थे, मैंने सोचा थोड़ी देर इंतजार कर लो बच्चे मजा ले ले, इस वजह से आपने सजदे को लंबा कर दिया। इसी तरह एक रिवायत में आता है फर्ज नमाज के लिए निकले, आपकी नमाजी उमामा आपको छोड़ नहीं रही थी, आप उसको ही गोद में लेके नमाज के लिए, गोद में वो आप सुन के थी, आपने अल्लाह अकबर कहा वो गोद में बैठी और आपने क़याम किया, उसके बाद आपने अल्लाह अकबर कहा नमाजी को बाजू रखा और रुकू किया, फिर आपने दोनों सजदे किए, जब आप सजदे से उठे तो फिर वो चिपक गया, तो आपने उसे गोद में लिया, اور کھڑے ہو کر نماز پڑھی۔ یہ جائز حرکت تھی۔ یہ بات کس کے لیے لاگو ہوگی معلوم آج کے دور میں؟ ماں اکیلی ہے گھر میں، بچوں کو اکیلا آپ چھوڑ نہیں سکتے، یاد رکھیے۔ آپ نماز کے لیے کھڑے ہوں گے، وہ چھری ہاتھ میں لے لیں گا جا کر، وہ ڈسٹبن کے اندر کچھ کر دے گا، بھری ہوئی پانی کی ٹانکی ہے، بکیٹ ہے پانی کی، اسے منہ ڈال دیا، واشنگ مشین چالو کر دیا جا کر، کچھ بھی کرتے ہیں بچے۔ تو ماں کیا کریں گی؟ چلو نماز پڑھنے کا، آؤ بڑا، گود میں لیا، اللہ اکبر، بچہ گود میں آپ کی۔ بہت سی عورتیں بولتے ہیں نماز کیسا پڑھنا، بچہ بہت ضدی ہے، سنتا نہیں ہے۔ نا سنت میں طریقہ، یہ فرض نماز آپ نے پڑھائی۔ اب ایک صاحب ایک دن بولنے لگے، یہ نماز میں جو ہے جو لوگ بولتے ہیں بخاری پہ عمل کرنا اور اس پہ عمل کرنا، ان کو بخار چڑھا ہوا ہے بخاری کا بولے، اور ایسا ہے ویسا ہے، جاؤ بولے بچوں گود میں لے کے نماز پڑھو بولے، جاؤ۔ اللہ کے رسول پڑھتے تھے۔ میں نے کہا ٹھیک ہے، جب بچے رہیں گے تو ہم پڑھیں گے نا گود میں لے کے، حدیث ہی سکھا رہی ہے نا۔ جیسا کہ میں گھر سے باہر نکلا، میری بیوی اسپتال میں ہے، میرا ایک چھوٹا سا بچہ میرے ساتھ ہے، اور نماز کا بھی ٹائم ہو گیا، اب کیا کروں، نماز چھوڑوں یا پڑھوں؟ تو میں بچے کو لے کے پڑھوں گا، جا کے مسجد میں جاؤں گا اور لے کے پڑھوں گا گود میں اس کو۔ اب ہے میرے پاس جواز اس کا، خاموخہ نہیں۔ ان حدیث میں کیا سن، راستے جاتے تھے بچوں کو اٹھا کے نماز میں پھر لے کے پڑھتے تھے، ضرورت کے تحت ہے، سمپل۔ وہی صاحب ایک دن بیان دینے لگے حسن اور حسین کی فضیلت، کہ کہا یہ حسن اور حسین آ جاتے تھے، نبی اکرم صلی اللہ علیہ وسلم کے پیٹ پہ بیٹھتے تھے نماز میں، سامنے جاتے تھے، حسن کو لے کے نماز پڑھتے۔ میں نے کہا اب کیا ہوا، اب فضیلت بیان کرنے میں حسن اور حسین کی، اب برابر وہ روایتوں کو بیان کرتے ہو، یس اس سے تو مسائل نکل رہے ہیں۔ تو ایک انسان جو ہے نماز میں اگر بچے کو لینا ہو اور اس کی وجہ سے کوئی حرکت پڑھنے، جائز حرکت ہے۔ ایک ماں ہے اکیلی، بچہ ہے گھر میں، ایک بڑا ہے ایک چھوٹا ہے، دونوں لڑ سکتے آپس میں، چلو بڑا بازو کھڑے کرو، چلو ادھر سے آؤ، چھوٹے کو آپ نے گود میں لے لیا، نماز نہیں چھوٹیں گی، یا پھر سامنے بٹھائیے، یہاں سے ہلنا نہیں۔ اگر آپ کو پتا ہے بچہ نہیں ہلتا تو ٹھیک۔ اور بہت سی عورتیں پوتی ہیں، نماز کو کھڑے ہو گئے، بچہ پاس سے چلا گیا، اب رسک ہے، ڈر ہے، کھانا بن رہا ہے، فلاں ہے، کیا کرے؟ نماز کو توڑ دے آپ، انسانی جان سب سے اول ہے، یاد رکھیے۔ نماز توڑ دے، بچے کو لائے اور گود میں لے کے پڑھے، پھر آپ کو پتا ہے بھاگ جا رہا ہے، رنگنا شروع کر دیا ہے، اکیلی آپ گود میں لے کر پڑھے، سنت سے ثابت ہے یہ چیز۔ آپ سن کی نماز سے ایک بار ضد چھوڑ نہیں رہتی، آپ نے گود میں لے کر پڑھا، اسلام بہت آسان ہے، یاد رکھیے، یہ سخت اور مشکل دین نہیں۔ یہ ایسا بھی نہیں ہے کہ آپ کے فرائض کے لیے آپ کو زندگیوں کو داؤ پہ لگانا پڑے، کہ آپ ٹرین میں نماز پڑھنا چاہ رہے ہیں، بچہ آپ کہیں بھی چل رہا، آپ ٹرین نہیں، نماز نہیں توڑ سکتا، بچہ کہاں گیا، وہ فکر بھی لگی، تو نماز تھوڑی ہو رہی ہے آپ کی۔ سانی ذہن تو اپنے بچوں کی حفاظت میں، سامان کی حفاظت میں، سامان کو سامنے رکھ دیا، بچے کو بیچ میں لا کے بٹھا دیا، اور پھر نماز شروع کی، بچہ بھی سامنے، سامان بھی، آرام سے اطمینان سے نماز پڑھی۔ یہ سمجھنے کی ضرورت ہے، یہ جائز حرکتیں ہیں جو کر سکتے ہیں۔ تو آگے سے گزرنے والے کیا کرنا ہے، روکنا ہے۔ نماز کی حالت میں موذی چیز آ گئی، نقصان دہ چیز، سانپ، بچھو یا کوئی ایسا کیڑا کاٹا جو نقصان دہ ہوتا ہے، تو آپ سے میں نے فرمایا اور کہا، حدیث کے الفاظ ہیں، آپ نے کہا کہ اسے فوراً قتل کر دو، حدیث کے الفاظ اس طرح سے، سنن ترمذی کی جو روایت ہے، آپ نے فرمایا نماز میں دو چیزیں، سانپ اور بچھو آ جائے تو اسے قتل کر دو، چونکہ یہ خطرناک ہے۔ آپ نماز میں کھڑے، آپ بعد میں بھی اگر ماریں گے اور کہیں چھپ گئے گھر میں جا کے، تو کتنے دن تکلیف ہوتی ہے آدمی کو، کہاں چلے گیا، بچوں کی جان کا ڈر، یہ ڈر، فوراً مار دو۔ آپ نے کہا نماز میں بھی آپ ان کو مار سکتے ہیں، جیسے آپ نماز کی حالت میں کوئی چیز بازو لے کے آپ کو لگتا ہے کہ شارٹ میں ختم ہو جائیں گا تو وہ کر دیجیے، لیکن سانپ ظاہر سی بات ہے ایسی چیز نہیں ہوتی، بچھو ہلو چلتا ہے، تو ظاہر سی بات آپ کو نماز توڑ بھی سکتے ہیں، آپ نماز توڑ دیجئے، اس کو ختم کیجئے، آ کر اپنی نماز کنٹینیو کریں، ٹھیک۔ آپ سمجھے کہ حدیث نے فرمایا آپ نماز پڑھ رہے تھے اور آپ کو بچھو نے آ کے کاٹ لیا، آپ نے کہا اللہ بچھو پر اخرا، اس پہ لعنت کرے، یہ انبیاؤں کو بھی نہیں بخشتے، اور آپ نے اس کو مار دیا، ٹھیک۔ اور فرمایا اگر کوئی بچھو اور سانپ کو نماز میں بھی پائے تو کیا کرے، قتل کر دے، مار دے اس کو، اس لیے کہ یہ انسان، تو ایسا موذی چیزیں ہو سکتی ہے، کچھ آ جائے، کوئی اور بھی کیڑا کاٹا جو ہمارے علاقے میں بہت زہریلا ہوتا ہے، سانپ بچھو تو ایک دم عموماً جس کو کہیں گے دنیا بھر میں فیمس ہے یہ دونوں جانور نقصان کے لیے، کچھ بھی ہو سکتا ہے، کوئی زہریلی مکڑی آ جائے، ہمارے پاس نہیں ہوتی، لیکن بہت سارے علاقوں میں خلیج کے یا امریکہ میں اس میں بڑی بڑی زہریلی مکڑیاں ہوتی ہیں، جو کہ بالکل سانپ اور بچھو کے برابر ہی زہر رکھتی ہے اور اتنی ہی خطرناک ہوتی ہے جان کے، تو وہاں بھی انسان توڑ سکتا ہے، مطلب ہے موذی چیز جو انسانی جان کو نقصان اٹھ کے آپ اس کو قتل کر سکتے ہیں۔ اسی طرح جو ہے اگر نماز کی حالت میں کوئی سلام کہے تو انسان ہتیلی سے اس کا جواب بھی دے سکتا ہے، نبی اکرم صلی اللہ علیہ وسلم کو دیکھا گیا، سنن ترمذی کی روایت ہے، آپ کو کسی نے سلام کیا اور آپ نے اس کو ہتیلی سے جواب دیا، ٹھیک، تو نماز کے اندر کوئی سلام کر دے تو آپ اس کو ہتیلی سے جواب بھی دے سکتے ہیں، اور یہ عمل بعد کے دور میں صحابہ سے بھی ملتا ہے، کہ صحابہ اس طرح سے کوئی مسجد میں سلام کرتا تو اس کو جواب دیا کرتے، سیدھی ہتیلی کو اٹھا کر نماز کی ہی حالت میں۔ یہ بہرحال جائز حرکتیں ہیں جو کی جا سکتی ہے، وہ تھیں جو منع ہیں اور وہ تھی جو نماز کو باطل کرتی ہیں۔ تو آج تین باتیں ہم نے دیکھی، وہ اعمال حرکت اور سکنات جو نماز میں درست نہیں ہیں, جائز نہیں ہیں, وہ عمل جو باطل کرتے ہیں, اور وہ عمل جس کو ہم سمجھتے ہیں غلط ہے لیکن وہ جائز ہیں, اور وہ تمام باتیں کچھ نہ کچھ حد تک میں نے کوشش کی کہ جمع کر کے رکھوں. اسی پر اپنی بات کو ختم کروں گا. اللہ رب العزت سے دعا ہے کہ اللہ سبحانہ تعالیٰ جو کچھ کہا سنا گیا اسے عمل کی توفیق عطا فرمائے, ہم تمام کے لیے دین اسلام کو سمجھنا اور اس پہ عمل کرنا آسان کریں, ہمیں اپنی نمازوں کو خوشی اور خضوع کے ساتھ پڑھنے کی توفیق عطا فرمائے, جب تک ہمیں زندہ رکھے اسلام اور ایمان پر زندہ رکھے, خاتمہ ہمارا ایمان پر ہو. وآخر دعوانا ان الحمد للہ رب العالمین, سبحان ربک رب العزت عما یصفون, وسلام علی المرسلین, والحمد للہ رب العالمین.